نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم انك حميد مجيد. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم چھٹے پارے کا خلاصہ کریں گے. انداز یہی ہوگا کہ ہم ایک آیت کو دوسری آیت سے جوڑنے کی ایک آیت کے دوسری پچھلی آیت سے ربط کو دیکھیں گے، اور ہم دیکھیں گے کہ اللہ تعالیٰ کا کلام کس ترتیل کے ساتھ نازل ہوا، اور اسی لیے پھر اس نے اپنے نبی صلی اللہ علیہ وسلم کو خاص طور پہ اور ہم سب کو بھی عمومی طور پہ اسی بات کا حکم دیا کہ ورتل القرآن ترتیلا. تو اصل میں ترتیل سے پڑھنے کی یہ ایک کوشش ہے. آئیے شروع کرتے ہیں. سورۃ النساء کی آیت نمبر 149 ہے ہمارے سامنے. اعوذ باللہ من الشیطان الرجیم. لا يحب اللہ الجہر بالسوء من القول الا من ظلم وَكَانَ اللَّهُ سَمِيعًا عَلِيمًا. اللہ یہ پسند نہیں کرتا کہ کوئی شخص دوسرے کے بارے میں اعلانیہ بری بات کرے، الا یہ کہ اس پر ظلم ہوا ہو، اور اللہ تعالیٰ سب کچھ سننے اور جاننے والا ہے. اِن تُبْدُوا خَيْرًا اَوْ تُخْفُوهُ يَا اَوْ تَعْفُوا عَنْ سُوءٍ فَإِنَّ اللَّهَ كَانَ عَفُوًّا قَدِيرًا. اگر تم کوئی بھلائی اعلانیہ کرو یا خفیہ کرو یا کسی کا قصور معاف کر دو، تو اللہ تعالیٰ خود بھی بڑا معاف کرنے والا ہے اور ہر بات پر قادر ہے. بڑی اہم آیت کے ساتھ پارے کا آغاز ہوتا ہے. پیچھے سے ہم لوگ دیکھتے آ رہے ہیں دوسرے پارے کے آغاز سے کہ اللہ تعالیٰ نے امت کو امت وسط بنایا. مسلمان دنیا میں اللہ کے نبیوں کے مشن پر فائز کر کے بھیجے گئے. وہ ایک عام انسان نہیں ہے. ان کے اور دوسرے لوگوں کے جینے اور مرنے کے انداز فرق ہوتے ہیں. پچھلے پاروں میں ہم نے دیکھا کہ کیسے امت کو ایک منہج دیا گیا اور وہ طور طریقے سکھائے گئے کہ جس پہ عمل کر کے امت ایک واقعی دنیا کے نقشے پہ ابھر سکتی ہے. یہاں انہی خوبصورت باتوں میں سے ایک خوبصورت بات ہے، اور وہ کیا ہے کہ جب انسان کو کسی انسان کے اندر کوئی دین یا دنیا کا عیب معلوم ہو تو اس کو شہرت دینا اللہ کو پسند نہیں. اور جب ہم نے اس آیت کو تفصیل سے دیکھا تھا تو صرف لا یحب اللہ پر ہم نے کئی پوائنٹس جمع کیے تھے. میں چاہوں گی کہ اس وقت پارے کے خلاصے کے موقع پہ اگر آپ ان سارے پوائنٹس کو ایک نظر سے اپنے سامنے دہرا لیجئے، دیکھیے کہ کیسے اللہ تعالیٰ نے اس میں ہم سب کو بہترین طریقے سے اپنی پسند کی چیزیں بتا دیں، کیا چیزیں پسند ہیں اور کیا چیزیں اس کو پسند نہیں. اور اپنے آپ کو ضرور سامنے رکھیں گے کہ پارے کو شروع کرنے سے پہلے ہمارا کیا مزاج تھا، اور کیا ہمارے مزاج میں کوئی تبدیلی آئی، کیا اللہ کی پسند ہماری زندگیوں میں ڈھلی، یا ہم اس کی پسند کے مطابق اپنے آپ کو ڈھالنے میں کامیاب ہوئے کہ نہیں. باقی رہ گئی بات کہ یہاں جو بات ہے کہ کسی کی برائی کو اشتہار دینا یہ پسندیدہ کیوں نہیں، اس لیے کہ اللہ تعالیٰ نے اس کائنات کو ایک خوبصورت اصول کے ساتھ بنایا ہے. اور وہ کیا کہ دنیا میں ہر طرح کے لوگوں کو موقع دیا جاتا ہے پنپنے کا. اگر سارے لوگ انبیاء کرام کے ایمان کے درجے کے اس دنیا میں ہوتے تو پھر تو کوئی امتحان کی بات ہی باقی نہ رہتی. لیکن لوگوں نے انبیاء کرام کے اوپر بھی ان کے پورے اعلی اخلاق کے باوجود جو تانہ زنی اور جو الزامات لگائے اس کی کہانیاں تو سیرت میں آپ پڑھتے ہی ہیں. لیکن یہاں بتا دیا کہ انسان کو اگر اپنے آپ کو محفوظ اور مامون اور مطمئن دنیا سے گزار کے لے جانا ہے اپنی نیکیاں کسی اور کو دیے بغیر، تو اس کا حل ہی یہ ہے کہ تم نجا من صمت پر عمل کرو. اور وہ کیا ہے؟ کامیاب ہو گیا جو خاموش رہا. دو لفظوں کی حدیث اس پوری بات کو سمجھانے کے لیے کافی ہو جاتی ہے. کیونکہ جب انسان دنیا میں رہتا ہے تو دوسروں سے انٹریکشن تو ہوتے ہیں. یہ نہیں ہو سکتا کہ انسان کسی جنگل میں چلا جائے یا وہاں کسی کے ساتھ اس کا رابطہ ہی نہ ہو. تو ان ساری چیزوں کو بہتر طریقے سے समझना और निभाना कभी मुमकिन होगा जब इंसान माइंड योर बिजनेस या अपनी बात से आप ताल्लुक रखने वाला रहे। हाँ, जब कोई उसको तकलीफ़ दे तो तीन रास्ते सामने मौजूद हैं। एक रास्ता वो है जो रुख्सत का है, और वो क्या है कि तुम बदला ले लो, जो उसने किया वैसे ही ले लो। दूसरा रास्ता क्या है जो एहसान का है, और वो क्या है कि दरगुजर कर दो, माफ़ कर दो, ये सोच के कि मेरा रब भी तो मेरे कितने ही कामों के ऊपर पर्दे डालता है। और एक तीसरा ही रास्ता आखिर में रह जाता है जो अमूमन शैतान इंसानों के लिए आसान कर देता है, और वो क्या रास्ता है कि तुम जुल्म करो, बढ़ाओ। जो उसने कहा उससे भड़के कहो, जिसने तुम्हारा एक छीना तुम उसके $4 छीन लो। और इसी तरह इंसान जुल्म के हाथों में जब आ जाता है तो उस वक्त फिर उसका अपने ऊपर काबू नहीं रहता। वो लोग जो जुल्म कर लेते हैं फिर बास दफ़ा वो खुद भी बेबस बन जाते हैं, उनको नहीं पता चलता कि हम कहाँ जा रहे हैं और क्या कर रहे हैं। हम सब अपनी निजी ज़िंदगियों पे भी अगर नज़र डाल के देख लें, हम अपनी ख़ानदानी ज़िंदगियों को देख लें, ससुराली ज़िंदगियों को देख लें, ज़िंदगी गुजारने का एक खूबसूरत असूल है कि इंसान जब इंसानों से मामला करे तो बीच में से इंसानों को निकाल के अपने ताल्लुक़ को रब के साथ जोड़ ले। मैं और मेरा रब, बस। एक छोटी सी बात बहुत ही खूबसूरत हमने पहले पारे के अंदर उस दिन फ्राइडे की क्लास में पढ़ी थी, मेरा दिल चाहा आपको भी शेयर करूं क्योंकि आपके साथ उस वक़्त हमने नहीं की थी। और उसमें यही था कि बलाओं में रब्बिकुम अज़ीम। फिरौन जब बच्चों के कत्ल का इरादा करता था तो उसको अल्लाह ताला ने अपनी तरफ मंसूब कर लिया कि बज़ाहर तो वो एक जुल्म किसी हुक्मरान का लगता था लेकिन ये मेरी तरफ़ से एक आजमाइश थी। तो यह हमने दो पॉइंट्स देखे थे कि किसी मुसीबत किसी तकलीफ़ दे अमर को रब की तरफ से समझना या उसकी तरफ से आया हुआ समझना इंसान को दो फ़ायदे देता है। पहला फ़ायदा तो ये होता है कि जब इंसान किसी तकलीफ़ को महसूस करता है तो वो सोचता है कि ये मेरे रब की तरफ से आई है, और मेरा रब गफूर रहीम है, अर्रहमान रहीम है, अलवदूद है, वो मुझसे मोहब्बत करता है, वो 70 माँओं से ज़्यादा प्यार करता है। तो जब इंसान के ऊपर कोई क्लेमिटी कोई मुसीबत आए या किसी चीज़ से इंसान आजमाया जाए तो फौरन सोच ले कि ये मेरे रब का फ़ैसला है, और मेरे रब का फ़ैसला मेरे हक़ में गलत नहीं हो सकता, लिहाजा इसमें ज़रूर कोई खैर होगी। आज नहीं मुझे दिखती, कल दिखेगी। इससे क्या फ़ायदा होता है कि इंसान रब का कुर्ब महसूस करता है। और दूसरी चीज़ हमने देखी थी कि फिर इंसान उस तकलीफ़ देने वाले के लिए दिल में बुराई महसूस नहीं करता, दिल कुड़ता नहीं, फिर वो जलन नहीं होती कि किसने मेरा रिश्ता कराया था, किसने इस शख्स को मेरे लिए ढूँढा था। फिर आप उस शख्स से बिल्कुल साफ दिल के साथ मिलते हैं, और ये दो खुफी खूबियाँ इंसान के अंदर इतनी आला सिफात पैदा कर देती हैं कि वो अल्लाह से भी राज़ी रहता है और बंदों से भी रहता है। तो यही बात यहाँ हम सब के लिए भी है कि अल्लाह ताला ने एक दिन इंसाफ का रखा हुआ है। अगर बिलफर्ज खुदा न खास्ता आज दुनिया में कोई आपको तकलीफ़ देता भी है, अगर कोई इल्ला मन जुल्म वाली सूरत में आप आ ही रहे हैं, तो मुझे हज़रत अली रज़ी अल्लाह ताला अन्हु का कौल बड़ा खूबसूरत लगता है कि वो कहते हैं कि मेरा दिल चाहता है कि मैं इस दुनिया से इस हाल में जाऊँ, मैं मज़लूम बनना तो पसंद करता हूँ लेकिन मैं जालिम बनना पसंद नहीं करता, इसलिए कि जुल्म की सज़ा अंधेरे हैं, आग है, जहन्नुम है, और यही जुल्म शैतान ने अपनी जान पे किया था। हम अल्लाह ताला से दुआ करते हैं कि हमें जुल्म से बचा दे ताकि हम इस दुनिया से भी सुरखरू होके जाएं और वहाँ अल्लाह ताला हमें जहन्नुम के अंधेरों से बचा सके। अब यही जो बातें हुई कि लोग गलत बातों को फैलाते हैं, तो उन बातों में से एक गलत बात जो सारी दुनिया को अपनी लपेट में ले लेती है, जो सारी दुनिया के मज़ाहब को अपने हाथों में ले लेती है, उसका ज़िक्र अब अगली आयत में है। आयत नंबर 150 से देखिए आप लोग, 150 से लेके आयत नंबर 152 तक की ये बात है कि इन्नल्लज़ीना यकफुरून बिल्लाहि व रुसुलिही व युरीदून अन युफर्रिकू बैनल्लाहि व रुसुलिही व यकूलून नूमिनु बिबादिन व नकफुरु बिबाद। यहाँ से लेके अगर हम वकान अल्लाहु गफूरर रहीमा इस सारे को जमा करें तो ये है वो सोच जिसने दुनिया को वहदत अदियान के सीगे में पिरो दिया। इसी की कोशिश अपने दौर में دین الہی بنانے والوں نے کی تھی کہ سارے ادیان کو ملا دو، مندر، مسجد، سینیگوگ سب کا ایک نام رکھ دو تاکہ دنیا میں اتحاد رہے. آج اس کو وحدت ادیان کہا گیا، کل اس کا نام کوئی اور تھا. ہمیں کسی کی نیت سے کوئی سروکار نہیں، لیکن اللہ تعالیٰ نے ایک خوبصورت طریقہ بتا دیا کہ دیکھو جو لوگ ایسی کوششیں کرتے ہیں کہ اللہ اور اس کے رسولوں کے بیچ میں فرق ڈال دیں، تو وہ اصل میں پھر ایسی ہی کوششیں ہیں کہ ہم رب کو تو مانیں گے لیکن رب کے رسول کو نہیں مانیں گے. ہر دور کا یہی پرابلم دیکھ لیجئے، وہ حضرت نوح علیہ السلام کا دور ہو یا محمد رسول اللہ صلی اللہ علیہ وسلم کا دور ہو، لوگوں کو اللہ کی ذات سے کوئی بیر نہیں ہوتا. لوگ اللہ تعالیٰ کو مانتے اور نہ مانے بھی کیوں نہ مانے، اس کے لیے تو مجبور ہے، اس کے لیے تو وعدے کر کے آئے ہوئے ہیں. اور یہ اتنی کھلی حقیقت ہے کہ جس کا انکار کوئی انسان کر ہی نہیں سکتا، کوئی کرے گا تو کوئی اس کو مانے گا نہیں. ہاں بیچ میں رہ جاتی ہے ذات، تو وہ رسول کی ذات ہے کہ وہ اللہ کا پیغام پہنچاتا ہے، اس کو نکال دو. کیوں؟ کیونکہ اگر رسولوں کو لائیں گے تو پھر مذہب فرق ہوں گے، پھر موسیٰ ہے تو وہ جیوزم کہلائے گا، وہ عیسیٰ کا دور ہے تو پھر وہ عیسائیت کہلائے گی، اور اگر ہم محمد رسول اللہ کو مان جاتے ہیں تو پھر ہمیں مسلمان کہلانا پڑے گا. لہٰذا ایسا کرو کہ ان سب کو نکال کے بس ایک اللہ کی بات کر لو، گاڈ کہہ لو، ایشور کہہ لو، رام کہہ لو، خدا کہہ لو، کچھ بھی کہہ لو، بس اس کو مانتے جاؤ، بات جو ہے تمہیں سمجھ میں آ جائے گی، اور رسول کو نکال دو. اور یہی کوششیں ہیں ہر دور میں کہ جس سے پھر شیطان لوگوں کو حق کے راستے سے دور کرتا ہے، کہ بات پہنچانے والے کو اتنا مشکوک کر دو کہ پھر لوگ اس بات سے اپنے آپ کو دور ہی کر لیں. اللہ تعالیٰ کہتے ہیں ایسے لوگ حقاً کافرون حقاً، پھر آگے دیکھیں لل کافرین عذاب و مہینہ. پھر اس کے بعد اچھے ایمان والوں کی خوبی کیا بتائی؟ آمنوا باللہ، ایمان لائے اللہ پر، و رسولی ہی، رسولوں پہ. یہاں رسول نہیں کہا، رسول کہا، جمع کہہ دی، یعنی سب کو ماننا پڑے گا. اگر موسیٰ علیہ السلام کو ماننا ہے تو عیسیٰ علیہ السلام کو بھی ماننا پڑے گا، اور محمد و رسول اللہ کو بھی ماننا پڑے گا. ایسے لوگوں کو پھر اللہ تعالیٰ غفور الرحیم بن کے ملے گا، ایسے لوگ پھر بخشے جائیں گے. یہ وہ لوگ ہیں کہ جو دین کے نام پہ بھٹک جاتے ہیں، اللہ تعالیٰ ایسے لوگوں کو معافی کی رغبت دلاتے ہیں اور اپنی رحمت کی امید دلاتے ہیں. پھر اس کے بعد دیکھیے کہ آیت نمبر 153 سے، یس سلوک اہل الکتاب ان تنزل علیہم کتاب من السماء فقد سالوا موسی اکبر من ذالک فقالوا ارنا اللہ جہرتن فخذتهم الصاعقۃ بظلمہم. یہاں سے لے کے اگر آپ دیکھیں تو آیت نمبر 156 تک، بلکہ اگر میں یہاں آپ کو اس کو پورے کا نمبر لکھانا چاہ رہی ہوں آیتوں کا، کہاں تک یہ مضمون چلتا ہے، جی 163 تک. اگر آپ پہلی نمبر کو کاٹ دیں، اب میں جو بولتی ہوں، یعنی اگر آپ آیت نمبر 153 سے 163 تک دیکھیں، تو یہاں اہل کتاب اور اہل کتاب میں سے بھی وہ لوگ جو حضرت موسیٰ علیہ السلام کے دور میں آئے تھے، ان کی بات پیش کی جاتی ہے کہ یہ وہ لوگ ہیں کہ جنہوں نے موسیٰ علیہ السلام کو بہت زیادہ ستایا اور ان سے عجیب و غریب قسم کے مطالبے کیے، اور ان مطالبوں میں ایک مطالبہ اللہ کی ذات کو دیکھنے کا بھی تھا، اور اسی طرح انہوں نے بچھڑے کو معبود بنا لیا. اتنے بڑے بڑے جرم جب اللہ تعالیٰ نے ان کے معاف کر دیے، اس کے باوجود جب تورات ان کو پڑھنے کو دی گئی تو کہنے لگے یہ تو بہت مشکل ہے، یہ تو بہت مشکل کتاب ہے، ہم اس کو نہیں مانیں گے. اللہ تعالیٰ نے کوہ طور کو ان کے سر پہ مسلط کیا. خیر 40 سال جب گزرتے جا رہے وادی تیغ کے، جب یروشلم فتح ہوا تو اللہ تعالیٰ نے کہا کہ اب اس دروازے سے عاجزی کرتے ہوئے، سجدہ کرتے ہوئے گزر جاؤ، تو اس وقت پھر انہوں نے خڑمستیاں کیں اور سجدے کی بجائے بچوں کی طرح سیریں پر لٹ پھرنا شروع کر دیا، اور خطہ کو ہنتا میں بدل دیا. پھر اس کے بعد کچھ دور ذرا آگے گیا، حضرت داؤد علیہ السلام کا، آیت 154 دیکھیے، یہ حضرت داؤد کے بارے میں ہے، اور حضرت موسیٰ کے بعد آئے تھے حضرت داؤد علیہ السلام. تو کہا اس وقت تو ان کا حال یہ ہو گیا تھا کہ پہلے تو چلیں تھوڑی بہت رسول کے ساتھ خرابیاں کرتے تھے، ان کی بات کو نہیں مانتے تھے، لیکن اب کیا ہوا کہ انہوں نے تو اللہ تعالیٰ کے احکامات کو واضح طور پہ بدلنا شروع کر دیا، تبدیل کرنا شروع کر دیا، اور ہفتے کے دن میں مچھلیاں پکڑنے کی ایک ایسی کوشش کی کہ بظاہر وہ کچھ اور دکھتا تھا لیکن اندر میں کچھ اور بات تھی. اس کے بعد بھی سلسلہ نہیں پورا ہوا، آگے دیکھیے، داؤد علیہ السلام کے بعد کے دور میں انہوں نے بڑے بڑے انبیاء کرام کو قتل کیا، جس میں مثلاً آپ دیکھیں گے حضرت زکریہ علیہ السلام، حضرت یحییٰ علیہ السلام. تو اگلی آیت 155 میں اس کا ذکر ہے، فَبِمَا نَقْضِهِمْ مِيثَاقَهُمْ وَكُفْرِهِمْ بِآيَاتِ اللَّهِ وَقَتْلِهِمُ الْأَنْبِيَاءَ بِغَيْرِ حَقٍّ وَقَوْلِهِمْ قُلُوبُنَا غُلْفٌ. آپ دیکھ رہے ہیں کہ موسیٰ علیہ السلام سے لے کے زکریہ اور یحییٰ علیہ السلام کے دور تک کو تین آیتوں میں پیش کر دیا کہ انہوں نے انبیاء کے قتل سے بھی ہاتھ نہیں روکا. کیوں؟ ان کو اچھا نہیں لگتا تھا کہ جو ان کو ان کی باتوں پہ روکے. منع نہیں کر سکتے تھے، برا نہیں مانتے مان سکتے، ان کو نگلیکٹ تو کرنا دور کی بات، ان کو برا بھلا تو دو کہنا دور کی بات، انہوں نے قتل کر دیا. اور سارے کام کر کے اپنے آپ کو کس طرح مطمئن کرتے تھے؟ قلوبنا غلف، ہمارے دل تو غلافوں میں ہیں، پردوں میں ہیں، یعنی ہم پہ کسی کی بات کا اثر نہیں ہوگا. یہ اصل میں اللہ تعالیٰ کی طرف سے ایک پکڑ ہوتی ہے. اللہ تعالیٰ بندے سے توفیق چھین لیتا ہے ہدایت کی جب وہ اتنے بڑے بڑے گناہ کرے. آپ دیکھیے کہ نبی کا قتل کوئی چھوٹی بات نہیں، ایک عام انسان مر جاتا ہے تو اس سے اس کی نماز، روزے، دین، کتنی چیزیں ختم ہو جاتی ہیں. دنیا میں اس کی نیکیوں کے ساتھ اگر کوئی اس کے گھر والوں میں ہی کوئی رحمت آ رہی تھی تو وہ رحمت چھن جائے گی، ختم ہو جائے گی. لیکن کہاں ایک نبی کا قتل. نبی اپنے لیے نہیں جیتے، نبی امت کے لیے جیتے ہیں. وہ ایسی ہیں انسانیت کے لیے جیسے زمین کے لیے بارش. انبیاء کرام کے ذریعے سے وحی الہی دنیا میں آتی ہے. جب لوگ انبیاء کرام کا قتل کرتے ہیں تو وہ زمین اور وہاں کے خطے اس خیر سے محروم ہو جاتے ہیں جو نبیوں کے ذریعے پہنچتی تھی. یہ ایک بہت گھنونا جرم ان لوگوں نے اپنے سر پہ لیا. لیکن انسان ہے نا، انسان ہونے کے ناطے انسان کے دل میں آتا ہے کہ اچھا میں نے اتنا بڑا کام کیا، فوراً شعور آنا چاہیے، معافی مانگنی چاہیے تھی جا کے کہ ہم نے اس نبی کو قتل کر کے بہت بڑا گناہ کیا. لیکن وہ شیطان جو انسان کو نبی کے قتل تک مائل کر دیتا ہے وہ یہیں پہ نہیں رکنے دیتا. ان کے گلٹ کو دور کرنے کے لیے کیا ہوتا ہے ان کا حال، کہ ان کی زبان پہ یہ باتیں آتی ہیں قلوبنا غلف. یعنی قلوبنا غلف اصل میں ایک کیفیت کا نام ہے کہ اس کو بات سمجھ ہی نہیں آئے گی. وہ بندہ کبھی بھی اس بات کو لے گئی نہیں، اور وہ خود اس وقت اپنے آپ کو بالکل سچ پہ سمجھ رہا ہوتا ہے لیکن اصل میں بل تبا اللہ علیہ. اللہ کا ایک نبی ایسے ہی نہیں پیدا ہوتا، اس کے لیے کتنی پلاننگ ہے، اللہ تعالیٰ نے اس کے لیے کتنی پہلے سے چیزوں کو سامنے رکھا، پھر ایک نبی کو دنیا میں بھیجا. اللہ تعالیٰ کے اس میسنجر کو، پیغمبر کو دنیا سے نکال دینا اتنا بڑا جرم ہے کہ اللہ تعالیٰ پھر مہر لگا دیتا ہے. حق بات پھر اس کو سمجھ نہیں آتی. پھر آپ دیکھیے کہ جب مہر لگتی ہے نا، پھر اس کے بعد اب یہاں سے آیت 156 سے آن ورڈ جہاں تک میں آپ کو بتاتی ہوں انشاءاللہ، یہ حضرت عیسیٰ علیہ السلام کا دور ہے. اور یہاں وہ جملہ بھی نوٹ کیجئے گا کہ موسیٰ علیہ السلام بنی اسرائیل کے پہلے نبی نہیں تھے. ہاں تورات ان پہ اتری تھی، تورات کے پہلے پریچر تھے. تورات جو ان کو اللہ تعالیٰ کے حکم سے ملی، جس میں احکامات تھے، قوانین تھے، وہ ان کو ملی موسیٰ کے ذریعے، اور عیسیٰ علیہ السلام اس پیغام کے آخری نمائندے تھے. عیسیٰ علیہ السلام نے اپنی پوری زندگی تورات ہی کی تبلیغ کی، لیکن جب ان کی زندگی کے آخری دن تھے اس دنیا میں، یعنی اٹھائے جانے سے پہلے، تو ان دنوں میں پھر انہوں نے کچھ ایسی باتیں اور ایسی حکمت کی باتیں بتائیں جس کو بعد میں پھر انجیل کے نام سے مرتب کیا گیا. تو عیسیٰ علیہ السلام کے دور تک پہنچنے تک تو ان کی گناہوں پر دلیری اتنی بڑھ چکی تھی کہ انہوں نے بہتان تک لگانے شروع کر دیے. اور کس پہ لگائے؟ علی مریم. سبحان اللہ، مریم علیہ السلام پر بہتان لگایا جا رہا ہے. پاک باز، کیسی عورت تھی، ہر بندہ اس کو دیکھ سکتا ہے کہ اللہ تعالیٰ نے ان کو کس طرح بچپن سے اپنی عبادت کے لیے چن لیا، لیکن انہوں نے یوسف نجار کے ساتھ اس پہ بہتان لگا دیا. کیوں لگایا، کبھی آپ نے سوچا؟ حضرت عیسیٰ سے حضرت مریم ان کو کیا کہتی ہوں گی؟ ان کا ان سے کوئی گلہ تو نہیں تھا، کوئی شکوہ تو نہیں تھا. لیکن یہ باتیں کب ہوتی ہیں؟ جب بندہ اس پیغام کو پسند نہیں کرتا. اور اس کو پسند نہ، غلط تو کوئی کہہ نہیں سکتا. اللہ کا کلام یاد رکھیے، وہ تورات کی صورت میں اترا، وہ انجیل کی صورت میں اترا، یا آج قرآن پاک کی صورت میں اترا، ہر صورت میں اللہ کا کلام جو ہے وہ ہمیشہ حق تھا. आप मत सोचिए कि तौरात जब उतरी थी तो नऊज़ु बिल्ला थुम्मा नऊज़ु बिल्ला उसमें कोई गलती थी या इंजील में गलती थी, गलती नहीं थी, हक था। लेकिन उस हक को झुटलाने की जुर्रत ना कर सके तो बीबी मरियम पे तोहमत लगा दी। क्यों? ताकि माँ मशकूक होगी तो नऊज़ु बिल्ला बेटे की तो बात खुद ही अलग हो गई, और फिर होते होते ईसा अलैहिस्सलाम पर भी वलदु ज़िना का लकब लगा। आप देखिए कि वलदु ज़िना कहना एक शख्स पे इल्ज़ाम नहीं होता, दो पे होता है। माँ पे भी इल्ज़ाम है, जिसने जिना किया उसकी इस्मत को तार तार किया जा रहा है, पामाल किया जा रहा है, और उसके बेटे के मुस्तकबिल को महदूश किया जा रहा है कि अब इसके ऊपर ऐसा इल्ज़ाम लगा दो कि ये फिर लोगों की नज़रों में गिर जाए। अल्लाह ताला कहते हैं ये जो भी कहते रहे, इन्होंने तो कत्ल तक की कोशिशें कर ली, लेकिन इनका ये सब कुछ क्या था? मालहुम बिही मिन इल्मिन इल्लत्तिबाज़न, इस जन की पैरवी कर रहे थे, गुमान की पैरवी कर रहे थे, और हकीकत क्या? वमा कतलू हो यकीनन। कितनी खूबसूरत बात है कि उन्होंने कत्ल की कोशिशें कर ली, अल्लाह ने बचाने की कोशिश कर ली। आज क्या आपके कत्ल करने वाले मौजूद हैं? उनका नाम कोई इज्जत के साथ ले सकता है? कभी भी नहीं। उनके अपने दीन में ऐसे लोगों की कोई जगह नहीं होगी, लेकिन अल्लाह ने बल रफ़अहुल्लाहु इलैह, ये रफ़त ज़ाहरी रफ़त भी है और जिस्मानी रफ़त भी है। जिस्म और रूह के साथ उनको जिस्म पे उठा लिया और उनके दर्जों को बुलंद कर लिया। कितनी तस्कीन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को दी जा रही है कि देखें, ये अगर आज आपके साथ मदीना में ऐसे हालात पेश कर रहे हैं, अगर ये इस वक्त आपकी जान के दुश्मन हो गए, और जैसा कि आपको मैंने इब्तदा में ये बात बताई थी कि सूरत निसा गज़वे उहद के बाद के दौर में नाजिल हुई थी, तो उस मौके पे जब ये आयतें नाजिल होती हैं तो अल्लाह के नबी को ढारस मिलती है। और ये वो वक्त था कि जब अब अंदर से ये मुखालफतें शुरू हो चुकी थीं और ढके छुपे किसी न किसी तरह से मदीना में रहने वाले जो बनी इसराइल थे उन्होंने आपको सताना शुरू कर दिया था। तो यह आपकी तस्कीन की बातें हैं। फिर उसके बाद देखिए कि ये जो बात है 159 में कि कोई अहले किताब ऐसा नहीं कि जो आपकी वफ़ात से पहले ईमान न ले आए और क़यामत के दिन वो आप इस बारे में गवाह होगा। ये बात क्या बताती है कि अगर अल्लाह ताला हक को वक्ती तौर पे मغلوب कर दे, यानी ईसा अलैहिस्सलाम को आसमान पे उठा लिया, बात ख़त्म हो गई, अगर उस दौर का कोई अखबार होता तो क्या महसूस होता कि आज ईसा ख़त्म हो गए, उनका दीन ख़त्म हो गया, उनका नाम ख़त्म हो गया। लेकिन ये नाम वापस कब आएगा? क़यामत से पहले, और वो दुनिया में अल्लाह का पैगाम पहुंचाएंगे, और वो वाकई वो काम करेंगे जिसके लिए अल्लाह ताला ने उनको उस वक़्त भेजा था। मैं सोचती हूँ कि हज़रत ईसा अलैहिस्सलाम जिस दौर में भेजे गए उस दौर में कितने फितने थे, कितनी आजमाइशें थीं। हो सकता है कि उस वक़्त वो इकामते दीन का काम ना कर सकते, और हकीकत है वो नहीं कर सके। हज़रत मूसा अलैहिस्सलाम को तौरात मिली, वो साहिब शरीयत थे, लेकिन तौरात कायम नहीं कर सके। क्यों? क्योंकि आपको आपके जो फॉलोअर्स थे जो बनी इसराइली उस दौर के थे वो कुछ और ख़राबियों में शिकार हो चुके थे, इकामत नहीं हुई। याद रखिए किताब की इकामत का काम एक इंसान का काम नहीं, किसी इंसान किसी फ़र्द किसी इदारे का काम नहीं, ये एक उम्मत का काम है। मूसा अलैहिस्सलाम के दौर में ये नहीं हुई क्योंकि आपके साथी बिगड़े हुए थे, लाडले थे। ईसा अलैहिस्सलाम के दौर में तौरात की इकामत नहीं हुई, क्यों नहीं हुई? क्योंकि आपके साथी जो थे वो आपके जो फॉलोअर्स थे जो आपके साथ रहने वाले अक्सर थे वो नस्ली तासुब में आ गए, और आपकी ज़ातियात पे आके आपको वलदु ज़िना होने का दिया मामला, आपको वलदु ज़िना होने का टाइटल दिया। नतीजा क्या हुआ कि हज़रत ईसा की खैर से महरूम हो गए। असल बात क्या है कि उस दौर के लोगों के नसीब में नहीं थी ये बात। ईसा वही थे, पैगाम वही था जो क़यामत के करीब आएंगे, और अल्लाह के नबी सल्लम ने फरमाया कि ये वो दौर होगा कि दुनिया में इस्लाम का दौर दौरा होगा, हर एक को अल्लाह का नाम प्यारा होगा और पूरी दुनिया में अमन और चैन होगा। ये उन लोगों के नसीब में है कि वो ईसा अलैहिस्सलाम से खैर लेंगे। तो पता क्या चलता है कि हर बंदा अपने नसीब की खैर लेता है। नबियों को अल्लाह ने भेजा, लेकिन जिन्होंने उनसे फ़ायदा नहीं लेना था अल्लाह ताला ने उनको उनसे बेनियाज कर दिया। मक्का में भेजा, मक्का वालों के नसीब में खैर नहीं थी तो वहाँ से उठा के मदीना ले गए, मदीना वालों ने वेलकम किया, उनको वहाँ खैर मिली। जब मक्का वालों को लगा कि अल्लाह ताला को मालूम हुआ कि अब मक्का में हालात साजगार हो सकते हैं, मक्का फतह हो गया, और फतह हुआ तो वहाँ लोग जौक दर जौक इस्लाम में आने लगे। यदखुलून अन्नास, क्या है वो आयत की, ज़ा जा नसरुल्लाहि वल फतह व रईत अन्नास यदखुलून फ़ी दीनिल्लाहि अफवाजा। वही मक्का है जहाँ से आपको कैसे निकाला जा रहा है, छुपते छुपाते 3 दिन गारे सौर में रहते हुए, लेकिन वो वक्त नहीं आया था। इसलिए हमेशा अपने लिए अल्लाह से एक दुआ करनी चाहिए कि अल्लाह, दुनिया में हक का पैगाम तो होगा ही, नबी तो अब नहीं आएंगे, नबियों की बातें तो मौजूद हैं, हमें उन लोगों में ना करना कि जो उस बात से महरूम रह जाएं, ताकि हम उस खैर से फ़ायदा पा सकें। यही फरमाया कि यौमल क़ियामती यकून अलैहिम शहीदा, ऐसे लोग क़्यामत से पहले हज़रत ईसा पर ईमान लाएंगे और वो फिर क़्यामत के दिन उन पर गवाह भी होंगे। उसके बाद देखिए 160 आयत से लेके 163 तक अहले किताब बनी इसराइल की कुछ ऐसी खराबियां हैं कि जिन्होंने उनको अंबिया कराम की खैर से महरूम कर दिया और हिदायत के बदले गुमराही के सौदे उन्होंने कर लिए। और वो कौन सी थी? पहली बात देखिए कि उन्होंने जुल्म किया। उनका जुल्म क्या था? वही याद रखिए जुल्म की पहचान, कि किसी चीज़ को उसकी गैर मुवाफिक जगह पे रखना, यानी वद्दु शैयुन फी गैरी महल्लिही, किसी चीज़ को गैर मुनासिब जगह पे रखना। रसूलों का मुकाम क्या था? कि उनकी इज्जत की जाती, उनकी तकरीम की जाती, उनकी बात को माना जाता, उनकी बात को सुना जाता, लेकिन इन्होंने उनकी इज्जत करने की बजाय उनको उनके मुकाम से हटा दिया। अल्लाह ताला कहते हैं इस जुल्म की वजह से हमने क्या किया? हर्रमना अलैहिम तय्यिबात, हर्रमना अलैहिम तय्यिबात, हमने इन पर पाकीज़ा चीज़ें हराम कर दी जो कि पहले हलाल थी। तय्यब चीज़ें हलाल थी और हराम हो गई। क्यों हुई? बाज़ वजह तो इनकी अपनी ही दीन पे सख्ती थी, इज्तिहादात थे, इन्होंने अपने ऊपर दीन इतना बोझल कर लिया कि ऐसे मुश्किल फतवों में चले गए कि जिससे बहुत सारी चीज़ें हराम कर ली। और दूसरी एक वजह है कि अल्लाह ताला की तरफ से एक सज़ा भी मिली। और ऐसा होता है कि जब कोई बंदा किसी चीज़ को तैयब चीज़ से मतलब अपने आप को दूर रख लेता है तो फिर अल्लाह ताला उसको हराम कर देता है। और इसकी सारी मिसालें इंशाल्लाह आप सूरतुल अनाम में आगे जाके और सूरत आराफ में भी कुछ चीज़ें आएंगी, हम वहाँ जाके देखेंगे कि कैसे ये सब हुआ था। दूसरा इनका जुर्म क्या था? वबिसद्दिहिम अन सबीलिल्लाहि कसीरन, बहुत सारे लोगों को अल्लाह के रास्ते से रोकते थे। और तीसरा इनका जुर्म क्या था? वाख़्ज़िहिमुर रिबा, रिबा खाते थे यानी सूद खाते थे। वक़द नुहू अनहू, हालांकि वो इससे मना किए गए। और साथ ही देखिए कि रिबा के साथ अगली आयत आ गई, व अक्लिहिम अमवालन नास बिल बातिल, जहाँ रिबा की बात हुई वहाँ लोगों के माल को बातिल तरीके से खाने की बात हो गई। इससे क्या पता चलता है? कि किसी दौर में भी ये तरीक़ा आमदन दुरुस्त नहीं था, उनकी किताबों में भी था, आज हमारी किताबों में भी है। कोई खुशी से दे या ना खुशी से दे, लेकिन असल में ये लोगों का माल बातिल तरीके से खाने वाली बात है। इन 5-6 खराबियों की वजह से अल्लाह ताला ने आतदना लिल काफिरीन मिनहुम अज़ाबन अलीमा, दर्दनाक अज़ाब की बात कर दी। सारे ही ऐसे थे? नहीं, सारे खराबी करते नहीं हैं, लेकिन आज देखिए कि जहाँ नाम आता है फ़ौरन उनका आने लगता है। एकदम इंसान सोचने लगता है अच्छा सारी कौम ही ऐसी थी? नहीं, अल्लाह का इंसाफ देखिए किस तरीके से चीज़ों को खोल के सामने लाते हैं। सारे ऐसे नहीं थे। लाकिन रासिखूना फिल इल्म, ये रासिख का लफ्ज़ बड़ा खूबसूरत है, रसूख हासिल करने वाले, पुख्ता इल्म, जिनके दिलों में कुरान या उस दौर की तौरात या इंजील बैठ चुकी थी, जिनके दिल हिदायत के लिए जम चुके थे, और ईमान वाले जो ईमान लाते हैं उस पे जो नाजिल हुआ, और इसके साथ ही साथ नमाज़ें कायम करने वाले, ज़कात देने वाले, और अल्लाह पर ईमान लाने वाले और यौम आखरत पर ईमान लाने वाले, ऐसे लोगों को हम बड़ा अजर देंगे। इस आयत से क्या पता चला? कि बिगाड़ के दौर में, खराबियों के दौर में वही बंदा इन खराबियों से बच सकता है जो इल्म रसूख हासिल करे, स्ट्रॉन्ग डीप रूटेड नॉलेज हो उसके पास, उसके अंदर एक अर्ज हो इस चीज़ की कि मुझे इल्म से अपने आप को जोड़ना है। और वो बंदा कुरान पाक आज के दौर में देख लें या उस दौर की किताबें, उन पर ईमान फर्म हो, मेरी किताब गलत नहीं हो सकती, ज़ालिकल किताबु ला रैब फी, शक से पाक हो के इस किताब पर ईमान हो, बिमा उन्ज़िला इलैक व मा उन्ज़िला मिन कबलिक। देखिए ये वही लफ्ज़ हैं जो सूरत बकरा के बिल्कुल आगाज़ में हमारे सामने रखे गए थे। क्या मतलब पता चलता है इससे? कि इन सारी खराबियों से बचने के लिए इंसान को अपना ईमान पुख्ता करना पड़ेगा, और जब ईमान पुख्ता होता है ना तो फिर नमाज़ें तो खुद बहुत ठीक होने लगती हैं। मुकीमीन अस्सलात, नमाज़ पढ़ने वाले नहीं, सलात पढ़ने वाले नहीं, कायम करने वाले, उनकी ज़िंदगी में उसका रूप दिखता है, उसका रंग दिखता है। वो कैसे पढ़ते हैं, नमाज़ें कैसी होती हैं उनकी, ये सारी चीज़ें। और जब नमाज़ पढ़ते हैं तो बंदों का ख्याल आने लगता है, तो ज़कात देने लगते हैं। ज़कात दे के वो अपने बंदों मामले बंदों के साथ अच्छे करते हैं, तो वलमुमिनून बिल्लाहि वलयौमिल आखिर, फिर अल्लाह पर ईमान यकीनी हो जाता है। ऊपर भी देखे ईमान की बात थी, पहले बात है अल्लाह की किताबों पे, आखिर में बात है मोमिनून बिल्ला। अगर आपने इस आयत पे थोड़ी सी तवज्जो की हो तो आप देखेंगे कि अल्लाह पर ईमान बाद में आता है, बाकी चीज़ों को पहले किस डिस्कस किया गया, और जब अल्लाह पे आता है तो आखिरत पे भी आता है। इससे क्या पता चलता है कि इंसान का अल्लाह पर ईमान कब बढ़ता है, जब ये सारे रास्ते बीच के तय हो जाते हैं। किताब पे पूरा यकीन होता है, हदीस पे पूरा यकीन होता है, नमाज़ें दुरुस्त तरीके से पढ़ता है, ज़कात देता है, फिर अल्लाह पर ईमान आता है। ये असल में वाइस वर्सा एक्शन है। अल्लाह पर ईमान ज़्यादा होता है तो इंसान का दिल चाहता है अच्छी नमाज़ पढ़ने को, अच्छे तरीके से सदका खैरात करने को, और सो ऑन। और दूसरी तरफ अगर ऐसी चीज़ ना भी हो तो अपनी इबादत को अच्छा करना शुरू कर दें, आप अपने अंदर एक ईमान महसूस करेंगे। एक दुआ मुझे बड़ी ही अच्छी लगती है कि अल्लाह तो हमारी नमाज़ों को हमारी आँखों की ठंडक बना दे। अल्लाह के नबी सल्लम की एक हदीस में आता है कि आपने फरमाया मेरी आँखों की ठंडक नमाज है। फातिमा रुकैया नहीं, यानी बेटियाँ नहीं है, ठीक है हम ये दुआ भी किसी को दे सकते हैं कि अल्लाह ताला आपकी औलाद को आँखों की ठंडक बनाए, क्योंकि औलाद भी तो असल में इंसान के दीन का ही एक अगला स्टेप होता है दुनिया में उसके जाने के बाद। लेकिन अगर ये दुआओं में अपनी दुआ शामिल कर लेना हम सब, कि अल्लाह ताला आपको की नमाज़ को आपकी आँखों की ठंडक बना दे, या अल्लाह ताला आपको नेकी दे, अच्छा अल्लाह ताला आपको सलामत रखे और आपके दीन को सलामत रखे, तो अब माशाल्लाह ये मिजाज हमारा बनना चाहिए कि हमारी दुआएँ ये हों। जैसे अमूमन लोग बोलते हैं ना गुड लक, गुड विश, गुड मॉर्निंग लाइक दिस, तो छोटी छोटी ये दुआएं दिया करें कि अल्लाह ताला आपके ईमान को पुख्ता कर दे, क्योंकि यही चीज़ है कि जो फिर इंसान को अल्लाह ताला की नज़रों में बड़ा करती है। अब देखिए कि यहाँ ये सारी बातें रासिखून से लेके वलयौमिल आखिर तक क्यों कर दी, कि पीछे बड़ी बड़ी खराबियों का जिक्र था, अख्ज़िहिम रिबा और वसद्दिहिम अन सबीलिल्लाह। ये सारी खराबियाँ कब आती हैं, जब इंसान के दिल में इन बातों का यकीन नहीं होता। आप देखिए कि दीन इस्लाम को खोलते ही, यानी दीन इस्लाम की बुनियाद कुरान पाक है, कुरान पाक को खोलते ही पहली आयत क्या आ गई सूरह फातिहा बकरा में, कि ज़ालिकल किताबु ला रैब फी हुदल लिल मुत्तकीन। ये वो किताब है जिसमें कोई शक नहीं है और हिदायत मिलेगी मुत्तकियों को। वहीं पहले दिन ये बात बता दी कि जब बंदा शक के साथ किताब को सुनेगा तो उसको शक ही मिलेगा। युदिल्लु बिही कसीरम व यहदी बिही कसीरा, ये इसी किताब का एक अजीब मुजज़ा है, जो जिस नियत से इसको सुनता है इसको इसमें से वही मिलता है। जिस सोच से आप इसको सुनेंगे आपको वो बिल्कुल वैसी लगेगी। शायद ये एक यूनिवर्सलिटी के लिए भी है, हर दौर के तकाजों को पूरा करने के लिए, लेकिन कम से कम दिल को शक से पाक रखना पड़ेगा, वरना ऐसा ना हो कि अल्लाह ताला हमें इन बड़ी बड़ी बुराइयों में से किसी एक बुराई के अंदर शामिल कर दे, और अल्लाह ताला हम सबको महफूज रखे। इसके बाद देखिएगा आयत नंबर 163 से लेके 169 तक, ये आप एक छोटा सा फिगर लिख सकते हैं, 163 से 169 तक अल्लाह ताला अपने नबी को ढारस दे रहे हैं बाकी अम्बिया कराम के तस्करे के साथ। इन्ना ओहैना इलैका कमा ओहैना इला नूहिम व नबीयीना मिन बादिही, बेशक हमने आपकी तरह वही की और जैसे हमने नूह अलैहिस्सलाम और उनके बाद वाले नबियों की तरह वही की, और इब्राहीम, इस्माइल, इसहाक, याकूब और उनकी औलादें, ईसा, अय्यूब, यूनुस, हारून, सुलेमान और दाऊद अलैहिस्सलाम, ये सारे अम्बिया कराम के नाम बोल दिए इधर, कि इन सब का मनहज एक ही था। वो क्या था कि ये लोगों को खुशखबरियाँ देने के लिए आए, नेकियों पे खुशखबरियाँ और बुरे कामों पे डरावे, मुबशिरीन व मुनजिरीन। और नबी क्यों आए, लियल्ला यकून लिन्नास यलल्लाही हुज्जा, हुज्जत तमाम के लिए, इतमामे हुज्जत के लिए आए नबी, कि कहीं कोई ऐसा काम ना कर दिया जाए कि बाद के लोग, यानी अगर नबी नहीं आते तो बाद के लोग ये ना सोच लें कि अच्छा हमारे पास तो कोई डराने वाला ही नहीं आया। और आप देखें कि ये हुज्जत इस तरह भी तमाम होती है कि क़्यामत के दिन पूछा जाएगा, अलम यातिकुम नज़ीर, क्या तुम्हारे पास कोई डराने वाला नहीं आया था, तो वो कहेंगे आए तो थे लेकिन हमने उनके डरावों से हम उनके डरावों से डरे नहीं। तो गोया के اللہ کے نبی کو تسلیاں دی جا رہی ہیں. اگر آج یہ لوگ آپ کو جھٹلاتے ہیں تو کوئی بات نہیں ہے, اللہ کے باقی نبیوں کے ساتھ بھی انہوں نے یہی معاملہ کیا تھا, لیکن انہوں نے لوگوں کو حق کا پیغام دینا نہیں چھوڑا. اور ایسے ہی پیغام کو اگر لوگ نہیں مانتے تو کوئی بات نہیں, لیکن اللہ یشہد بما انزل الیک انزلہ بعلمہ, اللہ نے آپ کے اوپر جو اتارا ہے وہ ایک علم کے ساتھ اتارا ہے. اب دیکھیے کہ مکہ والے اللہ کے نبی صلی اللہ علیہ وسلم کو بعض دفعہ ایسی تکلیف دہ باتیں بھی کہہ دیا کرتے تھے کہ جس سے یہ محسوس ہوتا تھا کہ اللہ کے نبی پہ نعوذ باللہ کوئی سایہ ہو گیا, ان کے بتوں کی مار پڑ گئی ہے, یہ ان کے معبودوں کو برا بھلا کہتے رہتے ہیں, جس کے وجہ سے آپ کے ساتھ یعنی اس طرح کا معاملہ کر دیا گیا کہ آپ عجیب و غریب باتیں کر رہے ہیں. کیونکہ جب ایک چیز سوسائٹی کا مزاج بن جاتی ہے نا, تو وہ مزاج ہی اصل میں بندے کو صحیح لگتی ہے بات. میں ایک چھوٹی سی مثال دوں گی کہ ایک چیز جب نئی ہوتی ہے نا تو اجنبیت لگتی ہے اسے, لیکن جب بہت سارے لوگ اسی فیشن کو اپنا لیتے ہیں تو آپ کو وہ فیشن اچھا لگتا ہے. بالکل اسی طرح ہم زمین کے جن ٹکڑوں پہ رہتے ہیں نا, وہاں پہ ہماری شروع میں کچھ اجنبیت والی کیفیتیں ہوتی ہیں, لیکن آہستہ آہستہ ہوتے ہوتے ہم وہاں کے ماحول کو اس طریقے سے اڈاپٹ کر لیتے ہیں کہ پھر ایک وقت آتا ہے کہ ہم اس کے لیے ڈیفینسو ہو جاتے ہیں, دفاع کرنے لگتے ہیں. اللہ کے نبی جس معاشرے میں آئے وہاں اصل میں بے دینیت کا رواج ہو چکا تھا, لوگ اتنے زیادہ بت پرستی اور خدا مطلب اپنے اللہ تعالیٰ کے شریک بنانے میں آ چکے تھے کہ ان کو اللہ کے نبی کا سچا اور کھرا پیغام اچھا نہیں لگا. اسی کی وجہ سے پھر لوگوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم پہ باتیں کی, تو اللہ تعالیٰ کہہ رہے ہیں کہ آپ غم نہ کیجئے, انزلہ بعلمہ, اللہ نے علم کے ساتھ اتارا ہے, والملائکہ تو یشہدونا, اور فرشتے بھی تو گواہی دیتے ہیں, وکفا باللہ شہیدہ, اور ویسے تو اللہ ہی کی گواہی کافی ہے. یعنی آپ ان کی دل سوز باتوں سے تکلیف نہ محسوس کریں. آتے تھے عتبہ, شیبہ, ربیعہ, یہ بڑے بڑے سردار تھے مکہ کے, لوگوں کے دماغوں پہ ان کا روب طاری ہو چکا تھا, اور یہ آ کے ایسی ایسی عجیب و غریب باتیں کرتے تھے. آپ کو پتہ کہ ایک موقع پہ تو ایک حکیم کو بھی لے کے آ گئے ابو طالب کے پاس کہ ان کا علاج کروائیے, آپ کے بھتیجے اگر بیمار ہے تو ہم اس کا علاج کرائیں. اللہ تعالیٰ کہہ رہے ہیں چھوڑ دو ان کی باتوں کو, چھوڑ دو, ان الذین کفروا وصدوا عن سبیل اللہ, یہ وہ لوگ ہیں جنہوں نے پہلے خود کفر کیا, کفروا اور پھر صدوا عن سبیل اللہ, پھر اللہ کے راستے سے لوگوں کو بھی روکا, قد دلوا دلالا بعیدا, یہ بہت دور نکل گئے, دور نکلنا یعنی خود تو رکے رکے انہوں نے دوسروں کو بھی روک دیا, مکہ آنے والے راستوں میں بٹھا دیتے, مکہ کی طرف جو راستے آتے تھے وہاں اپنے لوگوں کو بٹھاتے, خاص طور پہ حج کے دنوں میں, کہ جو بھی وہاں سے آئے اس کو پہلے ہی کہہ دیتے دیکھو ایک آج کل مجنوں آیا ہوا ہے, نعوذ باللہ, دیوانہ ہے, کبھی کہتے جادوگر ہے, خود ہی کانٹراڈکٹ کرتے اپنی کہی ہوئی باتوں کو, اگلے دن مطلب اسی کو سمجھیں کہ چینج کر دیتے. کسی بندے کی یہ کتنی بڑی ایک نادانی لگتی ہے نا, اپنی ہی کہی ہوئی بات کو اگلے دن یا کچھ عرصے کے بعد بدلنے لگ جائے, اس کا تھا کہ وہ خود بھی شیکی ہے, ابھی وہ بھی اس چیز کو صحیح طرح نہیں پا سکا, لیکن ہوا کیا, ایسے لوگ ان الذین کفروا وظلموا لم یکن اللہ لیغفر لہم ولا لیہدیہم طریقہ, ایسے کافروں کو ایک ہی طریق ملا, کیا طریق, جہنم, جہنم کا راستہ, وہ بدر کے کنویں کے اندر ان کی لاشوں کو گرا کے وہاں سے نکلے, یا بعد کے کفار. دیکھیے کہ اللہ تعالیٰ کیسے خوبصورت طریقے سے بتا دیتا ہے کہ بس جانے دو, ایک بات کی آگے چلو, ان کا انجام یہ ہوا, دیٹس اٹ, یہ جہنم میں جائیں گے, وکان ذالک علی اللہ یسیرا, اور یہ لوگوں کو اللہ تعالیٰ پر یہ آسان ہے. لوگ تو سوچ سکتے تھے کہ یہ ابو جہل کیسے مارا جائے گا یا فلاں کا کیا انجام ہوگا, بڑے بڑے کام اللہ تعالیٰ نے کر کے دنیا میں لوگوں کو دکھا دیا کہ ان اللہ علی کل شیئن قدیر, اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے. اس کے بعد اگر آپ دیکھیں گے تو آیت نمبر 170 میں ایک حجت تمام کی گئی انسانیت پر, یا ایہا الناس, اے لوگو, قد جاکم الرسول بالحق من ربکم, آ گیا ہے رسول تمہارے پاس تمہارے رب کی طرف سے, لہٰذا فآمنوا, ایمان لے آؤ, خیر لکم, تمہارا ہی فائدہ ہوگا, تمہارے لیے بہتر ہے. اور کوئی کہتا ہے کہ مجھے ایمان نہیں لانا تو کوئی بات نہیں, وَإِن تَكْفُرُوا فَإِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ, سب کچھ اللہ کا ہے جو آسمانوں اور زمین میں ہے. یہاں یا ایھا الناس سے اگر اس دور میں جب آیت نازل ہو رہی تھی تو مکہ والے بھی مراد تھے اور مدینہ والے بھی مراد تھے اور جیوز بھی مراد تھے کہ سب کو دعوت دی جا رہی ہے, آ گیا ہے رسول. کتنی اوپن دعوت ہے نا, رسول آ گیا ہے, مان لو تو مان لو, تمہارا فائدہ ہے, نہیں مانتے تو کوئی بات نہیں, تمہارا تو کچھ نہیں, آسمان و زمین تو اللہ کے ہیں. اور پھر اللہ تعالیٰ کو خوب علم ہے اور وہ خوب حکمت رکھتا ہے. دو ٹوک دعوت ہے, کوئی زبردستی نہیں. لا اکراہ فی الدین, اللہ نے ہر انسان کے اندر ایک پہچان رکھ دی, اس لیے مجبور نہیں کیا گیا. حالانکہ آپ دیکھیے, جب مدینہ میں اللہ کے نبی ایک حاکم بن گئے اور مدینہ ایک سٹیٹ بن گئی, مسلم سٹیٹ بن گئی, بہت ممکن تھا زبردستی سب کو مسلمان کر لیا جاتا, ڈنڈے کے زور پہ کر لیا جاتا, نہیں کیا, اس لیے کہ یہ اسلام کا طریقہ نہیں. زبردستی کے سودے سودے نہیں ہوتے, وہ آخری دن تک کلک ہی ڈالتے ہیں کہ میں نے یہ کیوں لے لیا. کبھی آپ دیکھیں نا, کچھ زبردستی آپ کو کوئی چیز خریدوا دے, ساتھ جائے کہ لے لو بڑی اچھی ہے, ہو سکتا ہے آپ اس کے کہنے پہ خرید بھی لیتے ہیں لیکن بعد میں آپ کو مزہ نہیں آتا, جب دیکھتے ہیں آپ کہتے ہیں میں نے لینی نہیں تھی, بس اس نے زبردستی کر دی. تو یہی دین کا معاملہ ہے. اب اس کے بعد دیکھیے کہ آیت نمبر 171 سے لے کے آخری آیت 175 تک, جی آیت نمبر 171 سے لے کے 175 تک نصارہ کے عقائد کا رد ہے. پیچھے جیوز کی بات ہوئی, اب یہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کو بتایا جا رہا ہے کہ یہ اہل کتاب جو آپ کے ارد گرد اب موجود ہیں, ان کے اندر بگاڑ کیسے آیا. یا اہل الکتاب لا تغلو فی دینکم ولا تقولوا علی اللہ الا الحق, کہ اہل کتاب تم دین میں زیادتیاں نہ کرو, عقیدے میں زیادتیاں نہ کرو, رسالت کے مقام کو مرتب کرنے میں زیادتی نہ کرو, حلال اور حرام کے فتووں میں زیادتی جلدی نہ کرو, بڑھ بڑھ کے آگے نہ بولو کہ بس یہ ٹھیک ہے اور وہ ٹھیک ہے. نو نو, ولا تقولوا علی اللہ الا الحق, حق کے سوا اللہ تعالیٰ کو کے اوپر کچھ نہ کہنا. اور حضرت عیسیٰ جن کو تم خدائی کے مرتبے پہ لے جاتے ہو, وہ کون تھے؟ ابن اللہ, وہ سوری عیسیٰ کون تھے؟ ابن مریم, رسول اللہ تھے, وہ اللہ کے رسول تھے اور اس کا کلمہ تھے جس کو اس نے مریم کی طرف ڈالا اور اپنی طرف روح کی نسبت دی, عزت دی عیسیٰ علیہ السلام کو. تم کیا کرو؟ فآمنوا باللہ ورسلی, تم اس پر ایمان لے آؤ اور اس کے رسول پہ, اس کے رسولوں پہ ایمان لے آؤ. اور یہ نہ کہو کہ تین ہیں, انتہو خیر اللکم, یہ تمہارے لیے بہتر ہوگا اگر تم ایک کی بجائے تین خدا بنانے لگ جاؤ گے, تو یہ غلط ہے, ایک خدا بناؤ. کیونکہ انما اللہ الہ واحد, اللہ تو ایک ہے اور اکیلا ہے. اور سبحانہ ان یکون لہ ولد, پاک ہے وہ اس سے کہ اس کی کوئی اولاد ہو, اس لیے کہ اس کا تو وہ سب کچھ ہے جو آسمانوں اور زمین میں ہے. اور کفا باللہ وکیلا, اور اللہ تو بڑا ہی کارساز ہے. یہاں دیکھیے کہ حضرت عیسیٰ علیہ السلام کی ذات میں غلوف کر کے دین کا حلیہ بگڑ گیا. ہر دور میں لوگوں کو حق کے راستے سے ہٹانے کی ایک یہی کوشش ہوتی ہے شیطان کی, کہ جو بندہ حق کی بات کہہ رہا ہے اس کو ایک اعلیٰ مقام پہ سوچو, اس کو پیر بزرگ مشائخ فلاں فلاں ٹائٹل دے دو, اور ایسے لگتا ہے کہ جیسے لوگ اس کو ایک بڑے اسٹیج پہ کھڑا کر دیں گے اور چاروں طرف سے لوگ پھر اس کو مائکروسکوپک ویژن سے دیکھیں گے, جس کو کہتے ہیں نا کہ انسان پبلک پراپرٹی بن جاتا ہے. ہر دور میں ایسا ہی ہوا, جس نے رب کی طرف پکارا لوگوں نے اس کی ذات میں پہلے تو غلوف کیا, اس کے لیے اپنے ذہن میں کچھ ایسی باتیں سوچ لیں کہ بس یہ تو ایسے ہیں, پھر اس کے بعد کیا ہوا, اس کو کریٹیکلی دیکھنے لگ گئے. کسی محفل میں ہنستے دیکھا تو کہا لو دیکھو یہ تو ہنستے بھی ہیں, ذرا اچھا کھانا کھاتے دیکھ لیا کہا دیکھو یہ تو کھانا بھی کھاتے ہیں. یعنی خود پہلا مرحلہ کیا ہوتا ہے کہ کسی کے بارے میں ایک ان یوزول قسم کا تصور قائم کر دینا, اور اس کے بعد پھر دوسرا کیا ہے کہ ظاہر ہے آپ اس کے اوپر نظریں لگا لیتے ہیں, ہر چیز کو اس میں دیکھتے ہیں. اب اگر وہ کوئی ایسی بات بھی کرتا ہے جس میں کوئی قباحت نہیں, تو اس کو ایک غلط رنگ میں پیش کیا جاتا ہے, دیکھو ہمیں تو یہ کہتے ہیں اور ان کے بچے دیکھو کیا کرتے ہیں. کبھی ان کے بچوں کو وجہ بنا لیا جاتا ہے, کبھی ان کے شوہروں کو وجہ بنا لیا جاتا ہے, کبھی کسی کے رشتہ داروں کو وجہ بنا لیا جاتا ہے. बस वह किसी के नाम से मुतासिर होकर हम कोई काम करते हैं और पता चलता है कि वो तो उसमें नहीं था, तो किसी दूसरे को उसकी वजह से एक ब्लेम देने लगते हैं। ये आम तौर पे मुसीबत होती है। अल्लाह ताला कह रहे हैं कि अहले किताब और ज्यूस के अंदर जो बिगाड़ आया और हज़रत ईसा के दौर तक बढ़ते बढ़ते जो ट्रिनिटी में बदल गया, उसकी रूट भी क्या थी? ला तगलू फी दीनिकुम, ला तगलू। देखिए, अगर हम अपने आप को अगर इस वक्त भी चेक करें कि कहीं हमारे दीन में गलुफ तो नहीं आ रहा, ये जो कलाम हम पढ़ रहे हैं क्या हमारी ज़िंदगी एक्सट्रीम्स पे तो नहीं जा रही, हमारे अकायद सख्त तो नहीं होते जा रहे, हमारी सुन्नत से मोहब्बत के अंदर कोई एक ख़ास डायरेक्शन पे तो नहीं चल गए, इखलाक मामलात किरदार देखते रहा करें। मैं ऐसे महसूस करती हूँ कि जैसे हम अपनी ज़ात को बीच में रखें और 5-6 लाइनें इर्द गिर्द लगाएं, एक अकीदे को लाइन जा रही है, एक सुन्नत पे जा रही है, एक अखलाक पे, एक मामलात पे, एक रवैयों पे। क्या मैं एक बैलेंस पर्सनैलिटी हूँ? अपने लिए लिखिए। और इस्लाम लाने के बाद, दीन पे आने के बाद सबसे ज़्यादा जो तकलीफ़ देती है ना चीज़ इंसान को, वो इम्बैलेंसनेस होता है। जब बहुत ऊपर चल जाते हैं तो आप एक ऐसे मेयार पे पहुंच जाते हैं कि सारी दुनिया आपको गुनाहगार लगती है, और नतीजा क्या होता है कि फिर आप उस माशरे में पनप ही नहीं सकते और लोगों को बस हर वक्त ही हलाल और हराम के फतवे देते रहते हैं। और अगर आप उस दर्जे से नीचे चले जाते हैं जो असल होना चाहिए था, नीचे चलते हैं तो निफाक का दर्जा आ जाता है कि जो आपने सीखा उस पर अमल नहीं किया। बहुत मुश्किल होता है अपने अंदर बैलेंस रखना, इसलिए चेक करें। कोई किसी को चेक नहीं कर सकता। दुनिया के कई थर्मामीटर्स बैरोमीटर्स होंगे, आपके शुगर चेक करने के होंगे, लेकिन आपके अंदर क्या पॉजिटिव तब्दीलियां आ रही हैं या क्या बैड आपके अंदर आते आ रही हैं, इसको आप खुद डिटेक्ट कर सकते हैं। इस कुरान का पैगाम क्या है कि बैलेंस्ड हो जाओ, जज्बाती रवैयों से बच जाओ, एक्सट्रीमिज्म से बच जाओ, इमोशनलिज्म से बच जाओ, अपनी अकल को सामने रखते हुए मामले करो। दीन के नाम पे अब हर वक्त ये ना कहते रहो कि फ़लाँ मेरे रिश्तेदार वो तो हैं ही ऐसे, ख़ानदान के फ़लाँ लोग ऐसे हैं, और देखें हम तो ये नहीं करते। मुझे एक जुमला बहुत नापसंद लगता है जो लोग अमूमन दीन के नाम पे बड़े रौनत में बोलते हैं, हम तो ये नहीं करते, यानी बहुत ही अजीब स्टाइल से बोलते हैं जो मुझे इस वक्त कहना भी अच्छा नहीं लग रहा। लेकिन यकीन करें उस एक जुमले में भी इतना तकब्बुर झलक रहा होता है, इतना तकब्बुर झलक रहा होता है, ऐसे लगता है कि अपने आप को तो हमने पता नहीं कहाँ चढ़ा लिया और दूसरों को बहुत नीचे गिरा दिया। तो इन आयतों पर अगर हम अमल करना चाहें आज के दौर में भी, हर चीज़ को उसकी जगह पर रखिए ना, तेज़ हवा की तरह एक चीज़ की तरफ ऐसे जाएं कि उस चीज़ को बिल्कुल ही आप उड़ाई दें, और बिल्कुल ऐसे भी नीचे ना चले जाएं कि आपको कुछ उससे फ़ायदा ना हो। इंशाल्लाह ताला जब बैलेंस रहेंगे आप खुद फील करेंगे कि आपके अंदर एक इत्मीनान आ रहा है, सुकून आ रहा है, आपके अंदर एक ऐसी गहराई आ जाएगी कि आप महसूस करेंगे कि अब मेरा ताल्लुक़ अपने रब से ज़्यादा बेहतर हो रहा है। फिर इसके बाद देखिए कि आयत 172 में हज़रत ईसा अलैहिस्सलाम की तरफ निस्बत करके बता दिया कि लई यस्तन कफ लई, एक मिनट, लई यस्तन किफल मसीहु अय यकून अब्दल्ला, कि देखो ईसा को तो बिल्कुल इस पे इतराज़ नहीं है कि वो अल्लाह का बंदा बने, वो तो अल्लाह का बंदा बनना चाहता है, तुम क्यों उसको खुदाई के मर्तबे पे लाना चाहते हो? और ना फरिश्तों को इस बात पे आ रहा है कि वो अल्लाह के बंदे हैं, बंदों से मुराद जहाँ ये कि स्लेव्स हैं, अल्लाह के हुक्मों को मानते हैं, हाँ उनको तो नहीं है इतराज़, लेकिन अगर इंसानों में से वमई यस्तन किफ अन इबादत ही व यस्तकबिर, जिसने इनकार किया इबादत से और फिर तकब्बुर किया, बड़ा बन गया अपने ज़ोम के अंदर, तो फसयह शुरुहुम इलैही ही जमिया, आना तो सबको रब ही की तरफ है। कितनी प्यारी बात कह दी। ईसा अलैहिस्सलाम कभी भी अपने आप को बंदगी के मुकाम से ऊपर नहीं उठाते थे, वो बंदा बन के जीते थे, और अल्लाह के नबियों ने भी यही कहा, इन्नी अब्दुल्ला, मैं अल्लाह का बंदा हूँ। हज़रत ईसा ने भी यही कहा था, इन्नी अब्दुल्ला आतानी अल किताब वल हिकमा। तो लिहाजा इससे अमल की बात क्या है हमारे लिए कि अगर वाकई हम भी चाहते हैं कि हम अंबिया कराम के साथ जाएं और वहाँ उनका हमें भी साथ नसीब हो, तो हमारे अंदर भी पहली चीज़ क्या नहीं होनी चाहिए? इबादत, यानी अब्द होने से इनकार नहीं करना, बंदगी, ग़ुलामी, स्लेवरी, वर्शिप, बिल्कुल अपने आप को झुका के तोड़ के मोड़ के रख दें, और दूसरी चीज़ किबर ना हो। देखिए ये किबर एक ऐसी खौफनाक चीज़ है जो बंदे को महसूस भी नहीं होता और उसके अंदर आ जाती है। बज़ाहर इंसान बड़ा मिस्कीन भी लगता है, बाज़ दफ़ा बहुत मज़लूम समझे जाने वाले लोग भी मुतकब्बिर होते हैं। इसलिए इन चीज़ों से अपने आप को हमेशा बचाना है। कहा कि जो भी करेगा तो कर ले, असल में ऐसे लग रहा है कि यहाँ मनमानी ज़िंदगी गुजारने का रास्ता है। इबादत का इनकार कर दिया, हमें नहीं चाहिए अल्लाह ताला का दिया हुआ वे ऑफ़ लिविंग, हमें उसके तरीके नहीं चाहिए। बाकी रह गई बात, जो हम कर रहे हैं हम करेंगे इसलिए कि किबर आ गया। आज इंसानों की अक्सरियत को शैतान ने इसी झांसे में ले लिया, किबर का शिकार कर दिया, अपने आप को राइट वे पे समझने की बात कर दी, और नतीजा क्या निकला कि इंसान अपने आप को अल्लाह की निगाहों से गिरा गया। ये जो बात है ना फसयख शुरू हो मिले ही जमिया, इसको हाईलाइट कर लें, क्योंकि अब हम क्विकली पढ़ रहे हैं ना, तो ऐसा ना हो कि हम बस लफ्ज़ों ही में खोए रहें और जुमले ही जोड़ते रहें, लेकिन यकीन करें ये एहसास है ना जो कि मुझे रब की तरफ जाना है, इंसान को बंदा बनाता है। वो इंसान भी बनता है, बंदों से भी बंदगी का मामला रखता है, बंदों के साथ भी उसका मामला जुल्म और ज़्यादती वाला नहीं होता। अगर सिर्फ ये एक बात याद रह जाए ना कि मैंने रब की तरफ जाना है और मैंने उसके सामने जमा होना है दूसरों के साथ, यकीन करें ना इबादत का इनकार होगा और ना तकब्बुर होगा। और अल्लाह ताला हमें इस एहसास को अपने अंदर बढ़ा चढ़ा के पैदा करने वाला बना दे, क्योंकि यही चीज़ इंसान को इंसान बनाती है। शैतान इसी किब्र का शिकार हो गया था, उसने आदम अलैहिस्सलाम को सजदे का इनकार करके असल में अल्लाह की इबादत से इनकार किया था, और आगे से बातें कर करके कि मैं तुम आग से बनाऊं या मिट्टी से बनाऊं, ये बातें करके वो किब्र का शिकार हो गया था। कहा नहीं, ऐसे लोगों को कुछ नहीं मिलेगा। हाँ इसके बरक्स फ़अम्मल्लज़ीना आमनू वामिलुस्सालिहात, जो लोग ईमान ले आए और अमल सवाले कर लें, फ़युवफ़ीहिम उजूरहुम, उनको पूरे पूरे उनके अजर मिलेंगे और उनको अपने फ़जल से अल्लाह ज़्यादा भी देगा। ऐसे लगता है कि नेमतों की बारिश है, तुम बस एक काम करो अमिलुस्सालिहात, मैं तुम्हें तुम्हारे अमलों के भी अच्छे दर्जे दूंगा, कमी नहीं करूंगा, जो नेकी करोगे उसको बढ़ा के दूंगा और उससे ज़्यादा अपने पास से भी कुछ बोनस दे दूंगा, कुछ बढ़ा दूंगा। अल्लाह ताला तो हमें इन्हीं लोगों में शामिल कर ले। और इसके बरक्स वअम्मल्लज़ीना इस्तनकफू वस्तकबरू, जो इनकार करें और तकबर करें तो उनको अजाबन अलीमा, दर्दनाक अजाब देगा। क्या होगा उनका अंजाम? वला यजिदून लहुम मिन दूनिल्लाहि वलीयं वला नसीरा, अल्लाह के सिवा किसी को दोस्त नहीं पाएंगे और ना कोई मददगार। जब अल्लाह ताला उनको पकड़ेगा तो फिर कोई उनकी मदद नहीं कर सकेगा। इसके बाद दोबारा या अय्युहन्नास कद जाकुम बुरहानुम मिन रब्बिकुम वअनज़लना इलैकुम नूरा मुबीना, यहाँ भी ईमान वालों को मुखातिब किया जा रहा है। अब देखिए कि यहाँ या अय्युहन्नास इंसानियत है ना, कि जो लोग ईमान ले आते हैं, पीछे भी आपने देखा या अहलल किताब था, उससे पहले या अय्युहन्नास था, तो अब यहाँ पे बुनियादी तौर पे तो वही मजमून चल रहा है कि देखो अल्लाह की तरफ से ये बुरहान आ गई। बुरहान क्या थी? किताब और अल्लाह का नबी, ये वही हक लेके आया जिसका तुम इंतज़ार कर रहे थे। और अनज़लना इलैकुम नूरम मुबीना, ये किताब रोशनी दिखाने वाली, रास्ता दिखाने वाली तुम्हें दे दी है। अब जो आमनु बिल्लाही व तसमू बिही, अल्लाह पर ईमान ले आए और इसको मुहकम पकड़ ले, किसको मुहकम पकड़ ले? अल्लाह को पकड़ ले, इस बुरहान को पकड़ ले, तो क्या नतीजा होगा? फसयुदखिलुहुम फी रहमतिम मिन, अल्लाह उनको अपनी रहमतों में दाखिल करेगा और फजल भी देगा। यानी रहमत में दाखिल कैसे करेगा? कि उनके पिछले गुनाह माफ़ कर देगा, पिछली ज़िंदगी की ख़ताओं को माफ़ कर देगा, और वह फ़दलन आइंदा नेकियों की तौफीक दे देगा और अच्छे काम करा लेगा उनसे, और वयहदीहिम इलैहि सिरातम मुस्तकीमा, और फिर सिराते मुस्तकीम की तरफ रास्ता दिखा देगा, जन्नत में जाने का रास्ता। गोया कि यहाँ पे सूरत निसा उस अंदाज़ से तकमील को पहुंचती है कि जो पैगाम पहली आयत में दिया गया। आप देखिए कि अगर आप सूरत उन निसा की पहली आयत खोल सकें पीछे से देखते हुए, تو دیکھ سکتے ہیں کہ آیت پہلی کیا آیت تھی، میں آپ کے سامنے رکھتی ہوں، یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا. وہاں بھی خطاب تھا یا ایھا الناس، اے لوگو، وہاں کیا کہا گیا تھا؟ اتقوا ربکم، اپنے رب سے ڈرو. دیکھیے ذرا، اب یہاں کیا رہا ہے؟ یا ایھا الناس، اے لوگو، دو بریکٹیں لگتی ہیں نا. انسانیت کو خطاب کیا تھا، اس میں بہت ساری باتیں بتائیں، وہاں اللہ کے تقوی کی بات کی گئی، یہاں کتاب اور برہان کی بات کی گئی. وہاں آپ دیکھیے کہ نفس واحدہ کی بات کی گئی، کہ عورت اور مرد جو ہیں وہ سب برابر ہیں، تو یہاں اسی بات کی دعوت دے دی گئی کہ دیکھو اللہ تعالیٰ کی ذات کو تم نے محکم پکڑنا ہے. جھگڑوں میں پڑھنے کی بجائے، مسلمان، یہودی، نصرانی، ان ٹائٹلز پہ پڑھنے کی بجائے ایک رب سے اپنا تعلق جوڑ لیتے ہو تو اللہ تعالیٰ تمہیں راستے دکھا دے گا، اپنی رحمتوں میں لے لے گا. گویا کہ اتمام حجت ہے کہ جس کے پاس بھی پیغام پہنچ گیا، ایک دفعہ تو اس کو ضرور سوچنا چاہیے کہ کیا میں اس بات کو سن کے ماننا چاہتا ہوں، کوشش کرتا ہوں اس کو ماننے کی. اور اس کے بعد دیکھیے کہ بیچ میں وراثت کی کچھ باتیں آئی تھیں، اسی کے اوپر پھر ایک موضوع جو ہلکا سا ٹچ کیا گیا تھا پیچھے، اس کا دوبارہ ذکر کر دیا گیا. کلالہ کی آیت، یستفتونک قل اللہ یفتیکم فی کلالہ، یہ آپ سے فتویٰ پوچھتے ہیں تو آپ کہہ دیجئے کہ اللہ تمہیں فتویٰ دیتا ہے کلالہ کے بارے میں. کلالہ کون ہوتا ہے؟ جس کا نہ باپ ہو نہ بیٹا ہو، یعنی نہ اولاد ہوگی نہ باپ ہوگا. ان کا طریقہ کیا ہے ایسے کلالہ کے لیے؟ ان امرؤ خلق لیس لہ ولد، ایک مرد مر جاتا ہے اور اس کی اولاد نہیں ہے، لیکن ولہ اختن، ایک بہن ہے اس کی، تو فلحہ نصف ما ترک، تو بہن کو آدھی جائیداد مل جائے گی اس بھائی کی. اور اگر بالفرض وہ بہن پہلے مر جائے تو وہو یرثھا، وہ بھائی اس کا پورا وارث ہوگا. الم یق اللہ ولدن، شرط یہ کہ اس بہن کی اولاد نہ ہو. یہ پہلی صورت تھی. دوسری صورت ہے کہ مرنے والا تو ایک ہی شخص ہے، لیکن فعین کا نتس نتعینی، اس کی دو بہنیں ہوں یا دو سے زیادہ ہوں، تو فلحماس ثلثانی مما ترک، تو ان دونوں کے لیے دو تہائی ہوگا. بالکل وہی بات یوسیکم فی اولادکم والی بات وہاں باپ کے لیے تھی. اکلوتی بیٹی ہوگی تو آدھی جائیداد لے گی، دو یا دو سے زائد ہوں گی تو ٹو تھرڈ ان کے اندر بٹے گا. یہاں وہی بات بھائی کے لیے کہہ دی کہ خدا نخواستہ باپ بھی نہیں تھا، بھائی بھی نہیں رہا، تو بھائی کی چھوڑی ہوئی جائیداد میں سے ایک بہن ہے اگر تو وہ آدھی جائیداد لے سکتی ہے، دو بہنیں ہیں یا دو سے زائد ہیں تو وہ ٹو تھرڈ میں برابر کی حصے دار ہوں گی. اور وَإِن كَانُوا إِخْوَةً رِجَالًا وَنِسَاءً، اور اگر ہیں بہت سارے بھائی اور بہنیں، یعنی رینڈم ہیں، دو چار دس چھ جو بھی ہیں، تو پھر وہی بانٹ ہوگی جو ملٹیپل اولاد کی صورت میں باپ کی جائیداد سے ملتی ہے. کیا لِلذَّكَرِ مِثْلُ حَظِّ الْأُنثَيَيْنِ، کہ دو بہنوں کو کا حصہ ایک بیٹے کو ملے گا، یعنی ڈبل ملے گا بیٹے کو بیٹی سے، یہاں بھی بہن کو بھائی سے آدھا ملے گا. اور یہ ساری باتیں کیوں بتائیں؟ تاکہ یبین اللہ لکم ان تدلوا، کہ کہیں تم بھٹک نہ جاؤ. یہ باتیں تمہیں کون بتاتا اگر تمہیں اللہ تعالیٰ اپنے کلام میں یہ باتیں نہ بتاتا؟ لہٰذا جان لو اس بات کو کہ واللہ بکل شیء علیم، اللہ تعالیٰ ہر چیز کا علم رکھنے والا ہے. اللہ تعالیٰ کا علم بہت وسیع ہے. تو یہاں پہ الحمدللہ سورۃ النساء پوری ہوتی ہے. اگر آپ دیکھ لیں تو مدینہ کا جو دور ہے، جس میں غزوہ احد کے بعد کا دور چلتا ہے، غزوہ احد بھی ہو گئی، اس کے بعد کے حالات بھی شروع ہو گئے. اب آگے سورۃ مائدہ جو ہے تقریباً 2-2.5 سال بعد کے فرق سے نازل ہوتی ہے. ٹھیک ہے کچھ آیتیں عمومی ہوتی ہیں، لیکن سورۃ مائدہ جو ہے وہ مدنی دور کے تقریباً سن 6 ہجری کے اراؤنڈ نازل ہوئی. کچھ آیتیں آگے یا پیچھے ہو سکتی ہیں، لیکن اس کا مضمون اور اس کا انداز ہمیں بتاتا ہے کہ یہ سورت درمیان کے دور میں نازل ہوئی. پہلی ہی آیت میں اللہ تعالیٰ فرماتے ہیں بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنوا اوفوا بالعقود، اے ایمان والو عہد و پیمان کو پورا کرو، معاہدوں کو پورا کرو. اور پھر آگے کچھ تفصیلات دی گئیں. معاہدوں کی بات کیوں کر دی گئی؟ اصل میں یہ وہ دور تھا مدنی زندگی کا جب یہود اب بدعہدیوں پر آ چکے تھے. ذہن میں آپ کے ایک بات رہنی چاہیے کہ جب نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے تھے تو آپ نے وہاں کے لوکل لوگوں سے ایک میثاق کیا تھا جس کو میثاق مدینہ کہا جاتا ہے. اس میثاق میں کچھ شکیں تھیں جو یہود کو پسند نہ آئیں یا ان کے اپنے مفادات پہ زد پڑتی تھی، یا آپ کہہ لیں کہ جس کی وجہ سے وہ عمل نہیں کر پاتے تھے کھل کے اپنی زندگی کے باتوں میں یا ان باتوں پہ، تو انہوں نے اس میں تبدیلیاں شروع کر دیں. ایسے موقع پہ مسلمانوں کی ذہن سازی کی جا رہی ہے کہ دیکھو تم عہدوں کو نبھانا، کمٹمنٹس، تمہیں اپنے معاہدات کو پورا کرنا ہے. جب تک دوسرا فریق معاہدے کو نہ توڑے تم نے نہیں توڑنا، اور کسی ملک کی بقا اور سلامتی کی یہ دلیل ہوتی ہے کہ اس کا ارد گرد رہنے والے دوسرے ملکوں اور دوسرے علاقوں کے ساتھ کیسا تعلق ہے. اگر ایک قوم دوسری قوم کے ساتھ رہے اور ہر لمحے یہی ڈر ہو کہ کسی وقت بھی معاہدے ٹوٹ جائیں گے، امن کے معاہدے ختم ہو جائیں گے، جنگ ہونے لگے گی، نتیجہ کیا ہوگا؟ یعنی کیا کہتے ہیں کہ انپریڈکٹیبل حالات ہو جائیں گے نا. شک ہوگا، ہر وقت خوف ہوگا، لوگ انویسٹ نہیں کریں گے، اکانومی ڈراپ ہو جائے گی، ڈاؤن ہو جائے گی. بالکل اسی لیے کہا گیا کہ دیکھو تم وعدے پورے کرو. یہاں یہ نہیں کہا گیا کہ اللہ سے کرو، اس لیے کہ آیت عام ہے. اور یہ جو دور تھا جس دور میں یہ سورت مائدہ نازل ہوئی، بہت سے معاہدے ہوئے اور ٹوٹے. آپ دیکھیں گے آگے جا کے اس میں کہ کہاں معاہدہ ہوا. یہود سے معاہدے ہوئے ٹوٹے، بنی قریظہ نے اپنا معاہدہ توڑا، وہ بھی اسی دور کی کہانی ہے. پھر اسی طرح یہود نے ایک معاہدہ کرا ہوا تھا جو وہ توڑا. پھر اہل مکہ نے صلح حدیبیہ کے موقع پہ جو معاہدہ کیا تھا کہ ہم جنگ نہیں کریں گے، اس کو توڑا. پھر جس کے نتیجے میں مسلمانوں کو بھی مکہ پر حملہ کرنا پڑا. تو لہٰذا معاہدوں کی جو بات ہے وہ اسلام میں بڑی اہم ہے. کمٹمنٹ بہت بڑی چیز ہے، اللہ تعالیٰ کے ساتھ بھی اور بندوں کے ساتھ بھی. پھر اس کے بعد بیچ میں کچھ چیزیں ایسی دی جا رہی ہیں جس سے بظاہر ایسے لگتا ہے کہ کوئی ربط نہیں بنتا باتوں کا، لیکن حقیقت یہ ہے کہ ربط ہے. اور وہ کیسے؟ دیکھیے، اوہلت لکم بہیمت الانامی الا ما یتلا علیکم، تم پہ حلال کر دیے گئے چوپائے کی قسم کے مویشی، ہاں مگر جو تم پہ پڑھے جائیں گے. کہاں پڑھے جائیں گے؟ آیت نمبر 3 میں پڑھیں گے ابھی اسی صورت کی. یعنی سب حلال ہے، کھاؤ. دیکھیے کہ کسی ملک کا جب قانون بنتا ہے نا، تو وہاں رہنے والوں کو یہ سب سے پہلے بتایا جاتا ہے کہ کیا لافل چیزیں اور کیا ان لافل چیزیں. دنیا میں اسلام کی جب بات ہوئی، مدینہ میں جب آئے، تو اس وقت بہت ضروری تھی یہ بات کہ لوگوں کو بتایا جائے کہ تمہارے لیے جائز کیا ہے اور ناجائز کیا ہے. مکہ والوں نے بہت ساری چیزیں، یعنی عرب والوں، عربوں نے بہت ساری چیزیں اپنی مرضی سے حلال اور حرام کر لی ہوئی تھی، تو یہاں اس کا تذکرہ کر دیا گیا کہ بس کھاؤ جو بھی چپائے ہیں، بے ضرر جانور ہیں، جو گھاس کھاتے ہیں، جو کوئی گندی چیزیں نہیں کھاتے، یا اگر جانوروں کو نہیں پکڑتے، پنجوں سے شکار نہیں کرتے، تم یہ سب کھا لو. لیکن دیکھو وان تم حرم، احرام کی حالت میں نہیں کر سکتے شکار. کیوں نہیں کر سکتے؟ تاکہ تمہارا روح اللہ کی طرف رہے، جس کے نام پہ تم نے سب کچھ چھوڑ کے ایک سفید کپڑے پہن لیے ہیں، تو اب تمہاری سوچیں بھی ادھری ہوں. کتنی پیاری بات ہے نا کہ بعض دفعہ انسان احرام پہن کے بھی پھر بھی اپنی دنیا کی چیزوں میں مگن رہتا ہے، اور اس کو لگتا ہے کہ یہی سب کچھ مجھے وہاں بھی چاہیے. نہیں، احرام کی حالت اور غیر احرام کی حالت میں کچھ نہ کچھ فرق تو ہونا ہی چاہیے. اسی کا تذکرہ ہے کہ دیکھو تم شکار نہیں کھیل سکتے، اور شکار ان کی گھٹی میں پڑا ہوا تھا. کوئی سوال پوچھتا ہے کیوں؟ حکمت کیا ہے بھائی؟ وجہ تو کہا ان اللہ یحکم ما یرید، اللہ جو چاہتا ہے وہ فیصلے کرتا ہے. تمہیں کیا، جانور بھی اس کا ہے، حالت بھی تم نے اسی کے نام پہ ہی اپنائی ہے، تو پھر تم اس کو مان جاؤ. ہاں، لا کیا کرنا کرو، اے ایمان والو، لا تحل شعائر اللہ، دیکھو اللہ کی نشانیوں کی حرمت رکھنا، ان کو اپنے لیے حلال نہ کر دینا. ऐसी चीज़ें जो अल्लाह ताला ने दीन के रिचुअल के तौर पे रखी हैं। मत मजाक उड़ाना किसी का, किसी की दाढ़ी का, किसी की टोपी का, किसी मस्जिद का, कोई मजाक ना उड़ाना किसी की। कोई ऐसी चीज़ जो उसकी एक ख़ास निशानी हो उसका मजाक ना उड़ाओ, उसको गलत ना कहो। और देखो, हुरमत के महीनों की भी बेहरमती ना करना। 4 महीने थे जो हर दौर में हराम रहे, इसी का यहाँ तذکرہ कर दिया गया। वलल हज्जा, कुर्बानी का जानवर, क्योंकि वो अल्लाह के नाम पे कुर्बान होने जा रहा है। और किन का एहतराम करो? वलल कलाइद, पटे वाले जानवर। ये कौन होते थे? जिनको काबा की तरफ लेके जाया जाता था, गले में पटे डाल दिए जाते थे ताकि निशानी रहे। उस वक़्त मक्का में तो इतनी कुर्बानियाँ नहीं अवेलेबल थी, तो इससे पता क्या चलता है कि वो जानवर जो अल्लाह के नाम पे कटने के लिए निकलता है वो इतना अहम है, तो फिर वो इंसान कितना अल्लाह की नज़रों में अहम ना होगा जो उसको काटता है, जो अपने माल में से ख़रीदता है, या जो कुर्बान करने के लिए तैयार हो जाता है। और फिर वला आमीन अल बैतल हराम, कसत करने वाले, हुरमत वाले घर का कसत करने वाले, यानी हाजी या उम्रे की नियत से जाने वाले। ये क्यों जा रहे हैं? ये अब तगुन फजलम में रब्बी हैं, ये रब का फजल ढूंढेंगे और उसकी रजामंदी। हकीकत है ना, जब कोई हज उम्रे पे जाता है तो वाकई ये चीज़ शिद्दत से महसूस होती है कि ये लोग क्या चीज़ थी जो वहाँ लेने गए हैं। हज तो यहाँ से भी दिखता है, टीवी पे सब कुछ सुन सकते हैं, नमाजें तक अब आप हरम के साथ यहाँ अजान के साथ सुन भी सकते हैं, उनकी तिलावत भी सुन सकते हैं। लेकिन जो वहाँ लेने बंदा जाता है ना, वो अल्लाह की रज़ा लेने जाता है। ये नहीं कि रज़ा यहाँ नहीं मिलती, असल बात यह है कि जिस चीज़ के लिए आप ज़्यादा मेहनत करते हैं ना, उसकी कदर ज़्यादा आती है। आप असल में ये कहते हैं कि अल्लाह, तेरे लिए सब कुछ छोड़ सकती हूँ, तेरे लिए मैंने अपना घर छोड़ा, अपना आराम छोड़ा, अपने बच्चों को छोड़ा, जॉब छोड़ी, छुट्टी ली, अपने सारे मामलों को वाइंड अप करके मैं तेरे घर आ गई हूँ। ये जो ट्रबल है ना, जो हज के सफ़र में जो मुश्किलात आती है ना, असल में इनका ही बदला है रज़ा, फदलम व रिजवाना। और अगर इन मुश्किलात का रोना रोते रहे, इन्हीं को बेस बना के जाने से इनकार किया, तो बाकी लेना क्या? फिर तो आप जैसे कहीं भी ट्रिप लेते हैं, वहाँ इस तरह उम्रे का ट्रिप ले लें। एडवेंचर हमेशा अच्छा लगता है, लोग देखना अच्छे लगते हैं, इतने लोगों को एक साथ देखेंगे बहुत अच्छा लगेगा। लेकिन जो चीज़ वहाँ से लानी है वापस, वो क्या है? फदलम में रब्बिहिम व रिजवाना। तुम्हारी नमाजों की हालत बेहतर हो के आए, तुम्हारा दिल बदल जाए, तुम्हारी सोच अच्छी हो जाए, तुम गनी बन जाओ, तुम्हारा दिल बड़ा हो जाए, तुम माफ़ करने वाले बन के आओ, तुम दरगुजर बन के बनने वाले आओ, तुम्हारी ज़िंदगी के अंदर इस चीज़ की ज़्यादा फिक्र आ जाए कि मेरा रब मुझसे क्या चाहता है। और अगर ये सब मिल जाता है तो फिर तो हर दिन अल्लाह की रज़ा ही रज़ा है। हाँ, वक्ती कुर्बान पर पाबंदियाँ लगी थी हराम की, अब उतार दो। वैज़ा खलल तुम फस्ता दो फस्ता दो, बस जब अहराम उतार है अब शिकार करो, कोई हरज नहीं। ज़रूरी नहीं, ये फ़र्ज़ नहीं है, इबाहत के लिए है। लाजिम नहीं है कि फ़ौरन अहराम उतारो और जाके शिकार करो, ऐसा नहीं होगा। क्योंकि बाज़ लोग जो हैं वो ये सोच लेते हैं कि अच्छा ये तो हुक्म है, तो क्या अब हम इस पे अमल करेंगे? अमल नहीं करेंगे इस पे, इसलिए कि अल्लाह सुब्हान तआला ने हमें बता दिया कि ये वो चीज़ है जिसमें बंदा एहराम करने के बाद अगर करना चाहता है तो कर ले। पहले मना किया था, अब उसको उतार दिया। और देखो, वला यजरिमन्नकुम शनआन कौमिन, किसी कौम की दुश्मनी तुम्हें इस पे मजबूर ना कर दे कि तुम उन रोक कि उन्होंने तुम्हें रोका मस्जिद हराम में जाने से, इस बात पे मजबूर ना करे कि अंता तदू, कि तुम ज्यादती करो। ये खदशा था कि मुसलमान कहीं अब अगले साल जब जाएंगे सुलह उदैबिया के, तो उसका बदला लेने के लिए कि इन्होंने हमें पिछले साल रोका था, आज हम इनके साथ ज्यादती करें, ये ना करो। देखिए, जो एक करता है अगर दूसरा भी वही करने लगे तो फिर मुकाम कैसे बदलेंगे? फिर फ़र्क कैसे आएगा? फिर अल्लाह ताला पे मामला कैसे डलेगा? अगर मक्का से उन्होंने चंद मील के फासले पे तुम्हें रोक लिया तो तुम सब्र करो, तुमने ज्यादती नहीं करनी, तुम अपने काम पे काम रखो। वतआमन अलल बिर्रि वत्तकवा, नेकी और तकवा के कामों पर तावन करो, बदले उसका उस पे तावन करो। वला तावन अलल इस्मि वल उदवान, گناہ اور زیادتی کے کاموں پہ تعاون نہ کرو. ایک مسلمان کو خوبصورت پیغام دیا جا رہا ہے کہ دیکھو تم اگر واقعی کسی کا بھلا کرنا چاہتے ہو نا تو نیکی اور بر کی دعوت پہ تعاون کر دو, نہ اس کے کہ کسی گناہ یا زیادتی کے کام میں تعاون کر دو. یہ آیت بھی ہم سب نے بہت ڈیپلی دیکھی تھی کہ ہم اپنی زندگیوں پہ غور کریں. اب دوبارہ پڑھ رہے ہیں تو پھر ذرا اپنے آپ کو سوچ لیجئے, اس پوائنٹ کو نوٹ کر لیں. انشاءاللہ بعد میں اپنا محاسبہ کریں گے کہ کیا واقعی میں اب نیکی پہ تعاون کرتی ہوں یا پھر اسم پہ کرتی ہوں. خود بخود دل کے اندر اللہ تعالیٰ ایسی باتیں آپ کے ڈال دے گا کہ آپ اپنا محاسبہ کرنے والے بن جائیں گے. اور جتنا اللہ کا تقوی, اللہ کا ڈر زیادہ آتا ہے, اتنا انسان کو فرقان ملتا ہے, حق اور باطل کا فرق پتہ چلتا ہے. ان اللہ شدید العقاب, اللہ تعالیٰ زیادہ شدید عذاب والا ہے. آپ دیکھیے کہ کتنی شدت ہے نا, اور سورہ مائدہ میں یہ انداز آپ کو دکھے گا. آیتوں میں اللہ تعالیٰ کی طرف سے شدت کی بات بہت ہے اور یا ایھا الذین آمنوا کی بات بہت ہے. اب وہ جو اوپر بات کہی تھی نا کہ سب کچھ حلال ہے مگر اللہ ما یتلا علیکم, آیت نمبر 1 میں, اس کا اب یہاں تذکرہ آ رہا ہے آیت نمبر 3 میں. کیا حرمت علیکم المیتت, حرمت علیکم المیتت والدم ولحم الخنزیر وما اہل لغیر اللہ بہ, کہ تم پر حرام کیا گیا مردار اور خون اور خنزیر کا گوشت اور جو کچھ واسطے غیر اللہ کے پکارا جائے. یہ وہی ساری چیزیں جو اس دور کے اندر معروف ہو چکی تھیں, کچھ کو انہوں نے اپنی مرضی سے کیا ہوا تھا. اللہ تعالیٰ کہہ رہے ہیں وہ سب چیزیں نہیں, ان کا تذکرہ آپ سورۃ الانعام میں پڑھیں گے. یہاں وہ بتا دیا کہ کسی بھی طریقے سے مرنے والی, وہ گلا گھٹ کے مرے, وہ چوٹ کھا کے مرے, اوپر سے گر کے مرے, کسی کی ٹکر لگ گئی, کسی کو درندہ کھا گیا, ذبح سے پہلے پہلے اگر کوئی خود ہی مر جاتا ہے تو اس کو تم نہیں کھا سکتے. ادھر تک کی بات کیا ہے, ظاہری طہارت کی, کیونکہ ان جانوروں کا خون جسم میں رک جاتا ہے اور خون میں بیماریاں ہوتی ہیں, اس کا کیریئر ہوتا ہے, جس کی وجہ سے پھر وہ جرمز جسم میں جا سکتے ہیں. اگر یہاں پہ کوما لگا کے لکھ سکتے ہیں نا کہ یہ ظاہری طہارت ہے, اس میں ظاہری جرمز آ جاتے ہیں, نظر آنے والی چیزیں آتی ہیں, لیکن اب اس کے بعد ایک باطنی طہارت ہے یا ایک ایسا نجس ہے جو کسی دوسری چیز میں آتا ہے. وہ کب؟ وما ذبح علی النصب, جب کسی کو کسی کے آستانے پہ جا کے ذبح کیا جائے. وان تستقسموا بالازلام, اور قسمت معلوم کرنا تیروں کے ساتھ, ذالکم فسق, یہ فسق ہے, نافرمانی ہے. الْيَوْمَ يَيْسَ الَّذِينَ كَفَرُوا مِن دِينِكُمْ, آج کے دن کافر تمہارے دین سے مایوس ہو گئے. یہ آج کا دن کیا ہے؟ ایک نیو ایرا ہے, ایک نیو وے ہے. فتح مکہ کے موقع, حجت الوداع کے موقع پہ اس ایرا کا آغاز ہوتا ہے. اس موقع پہ بتایا جا رہا ہے کہ دیکھو تمہارا دین جو ہے وہ کون سا دین ہے کہ اب کافر اس سے مایوس ہے. اس دور کے کافر مایوس تھے کیونکہ اس وقت اسلام اپنی پیک پہ تھا, اس وقت اسلام ایک شان میں تھا, اس وقت اسلام کو لوگ واقعی اس اصل شکل میں دیکھ رہے تھے. آج کے مسلمان سے مایوس نہیں ہے. وہاں کہا فلا تخشوہم واخشونی, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. دیکھیے تین باتیں آ رہی ہیں اس آیت میں, کمال, اتمام اور رسا. اللہ نے مسلمانوں کو یہ تینوں چیزیں دی تھیں, دین مکمل, نعمت تمام اور رضا پسندیدگی اسلام کی صورت میں. آج ہمیں بھی انہی تین چیزوں کو پانے کا ٹارگٹ بنانا ہے. اے اللہ مجھے تیری تمام نعمت چاہیے, یعنی تیرا پورا اسلام چاہیے, ٹکڑے ٹکڑے میں بٹا ہوا اسلام نہیں چاہیے, آدھی نعمت نہیں چاہیے, اور مکمل دین چاہیے, کیونکہ تکمیل ہی تو اصل چیز ہوتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ چیزیں اپنے انجام کے اعتبار سے پہچانی جاتی ہے, الاعمال بالخواتیم عملہ, ان کے اعمال کا خاتمہ کیا ہے. ایک بندہ ساری زندگی نیکیاں کرتا رہے لیکن ڈیتھ بیڈ پہ اگر وہ کفر کی کوئی بات کہہ دیتا ہے تو اس کا اچھا انجام نہیں ہوا. تو ہم سب کو بھی اس چیز کی دعا کرنی ہے کہ اللہ تو ہمیں اسلام کو مکمل طور پہ سمجھنے کی توفیق دے. ایسا نہ ہو کہ کچھ باتوں کو ہم بہت اچھا سمجھ لیں اور کچھ باتوں کو بالکل نہ سمجھ سکیں, کچھ پہ عمل کر لیں اور کچھ پہ بالکل نہ کریں اور ہم اپنے اسلام پر راضی ہو جائیں، شرمندہ ہونے کی بجائے ہم راضی ہو جائیں۔ اس کے بعد وہی بات جو پیچھے تھی، یہ بیچ کی جو آیت تھی یہ ایک قسم کا جملہ ہے، معترضہ کہہ لیں، کیونکہ پیچھے حلال اور حرام کی بات تھی، منہنقہ، موقوذہ، متردیہ، اب ساتھ ہی پھر بتا دیا فمن اضطر فی مخمصۃ غیر متجانف للاثم، جو کوئی مجبور کر دیا جائے بھوک میں تو نہ میلان رکھنے والا ہو گناہ کی طرف۔ ہاں، پیٹ نہیں بھرنا، چند لقمے توڑنے پڑے، ایسی بھوک کے پیٹ اندر لگ جائے، اب اگر مرنے کی قریب ہو تو چند لقمے توڑتے ہو، اگر ایسی کسی چیزوں کے جس میں نہ تو شوق ہو کھانے کا نہ عادت ہو، تو پھر اللہ تعالیٰ تمہارے اس گناہ کو معاف کر دے گا۔ اس سے کیا پتہ چلتا ہے کہ ایون مجبوری میں بھی اگر انسان کوئی ایسی چیز کھاتا ہے تو گناہ اس کا بھی ہوگا، لیکن اللہ اپنے غفور ہونے سے اس کو معاف کر دے گا۔ یہ نہیں کہا کہ مجبوری میں کوئی گناہ کرتے ہو تو پھر گناہ نہیں ہے، یہ بڑا اہم نقطہ ہے، اس کو نوٹ کریں گے آپ، کہ جب کسی کے مجبور کرنے پہ بھی انسان کوئی گناہ کر لیتا ہے نا تو اس کا بھی گناہ ہوتا ہے، لیکن اس پہ اللہ تعالیٰ پھر نرمی کر دیتا ہے، معاف کر دیتا ہے اس شخص کی نسبت جو اپنی خوشی سے وہ گناہ کرتا ہے۔ اب یہاں سے شکار کی کچھ باتیں، یسألونک ماذا احل لہم قل احل لکم الطیبات وما علمت من الجوارح مکلبین تعلمونہن مما علمکم اللہ، کہ یہ آپ سے پوچھتے ہیں کہ کیا حلال ہے، کون پوچھتے تھے؟ صحابہ کرام پوچھتے تھے، ان کو کہہ دو پاکیزہ چیزیں تمہارے لیے حلال ہیں۔ پاکیزہ چیزیں کیا ہوتی ہیں؟ ہر وہ چیز جس میں نہ کسی کی حق تلفی ہو، نہ کسی کا حق مارا جائے، اور جس میں انسان کو کوئی اندیشہ نہ ہو، کوئی نقصان کا ڈر نہ ہو، ظاہری طور پہ بھی اس میں کوئی جرمس نہ ہو، اور کوئی اس چیز کا اخلاقی ایسا اثر نہ انسان پہ آ جائے کہ جس کی وجہ سے انسان کا دین کمزور ہو جائے۔ پھر اس کے بعد اگلی آیت میں فرمایا، آیت نمبر چار، آیت نمبر جو پانچ ہے، بنیادی طور پہ یہ اہل کتاب کے ساتھ امت مسلمہ کے معاملات اور تعلقات کی بات ہے۔ دو چیزیں عموماً ایسی ہوتی ہیں جس کی طرف انسان کی اٹریکشن ہوتی ہے، ایک کھانے پینے کی چیزیں اور ایک عورت۔ اہل کتاب کی عورتیں ہر دور میں ہی اپنے حسن یا ظاہری چکا چوند کی وجہ سے کچھ مسلمانوں کو اٹریکٹ کرتی رہیں، تو اس کے لیے کچھ پابندیاں دے دی گئیں، اور اسی طرح کچھ کھانے ایسے ہیں کہ جو مسلمان اپنے آپ کو کہاں پہ روکے گا، اس کا ذکر کر کے بتا دیا کہ الیوم احل لکم الطیبات، آج کے دن تم پر طیبات حلال ہو گئیں، پاکیزہ چیزیں کھا سکتے ہو، وطعام الذین اوت الکتاب، اہل کتاب کا کھانا بھی کھا سکتے ہو اور تمہارا کھانا وہ بھی کھائیں گے، یعنی یہ تھوڑی مزید اس کے اندر اضافہ کر دیا گیا، حالانکہ وہ تو کھائیں گے اور اس پہ ہم کافی تفصیل سے بات کر چکے۔ اور کیا ہے، کون سا کھانا حلال ہے جو تمہارے لیے حلال ہے، یعنی اہل کتاب کا ذبیحہ مراد ہے، تام سے مراد جہاں ذبیحہ ہے، تم کھا سکتے ہو۔ اور اسی طرح ان کی کون سی عورتیں، پہلے تو ایمان والوں کی بتائیں، والمحصنات من المومنات، ایمان والیاں بھی حلال ہیں، اس میں تو کوئی شک ہی نہیں تھا، پھر یہاں کیوں دے دی یہ بات، تاکہ انسان غور سے دیکھ لے کہ محصنہ عورت ہونی چاہیے مومنوں کی بھی، اور والمحصنات من الذین اوت الکتاب من قبلکم، اہل کتاب کی بھی پاک دامن عورتیں ہی ہیں جن کو تم اپنے نکاح میں لا سکتے ہو، ان کو لانے کی بھی شرائط ہیں جو عام عورتوں کو لانے کی تھی، اور وہ وہی بات محصنین غیر مسافحین اور ولا متخذی اخدان اور اذا آتیتموہن اجورہن۔ اس سے کیا پتہ چلتا ہے کہ اسلام میں ریجیڈیٹی نہیں ہے، اگر ایک انسان اچھا ہے، اس کے خیالات اچھے ہیں، اس کا کردار پاک ہے، اچھی نیت ہے، اصلاح کا ارادہ ہے، تو ایسی جگہ نکاح ہو سکتا ہے کچھ شرائط کے ساتھ، کھانے کھائے جا سکتے ہیں کچھ کسی حکمت کے تحت۔ جب تک انسان ان ساری چیزوں کی حکمت نہیں جان لیتا، اس بات پہ عمل کرنا مشکل لگتا ہے انسان کو، اسی لیے اللہ تعالیٰ نے یہاں اہل کتاب کے کھانے اور ان کی عورتوں کی بات کر دی۔ پھر اس کے بعد دیکھیے، اب یہاں سے کچھ احکامات شروع ہو رہے ہیں. سورۃ مائدہ میں احکامات بہت سارے آپ نے پڑھے الحمدللہ. کچھ ایسی چیزیں تھیں جو امت مسلمہ کو اب ٹریننگ دینے کی ضرورت تھی. اب تھوڑا سا بیرونی خوف خطرہ کم ہو گیا تھا. مدینہ میں نسبتاً اس لحاظ سے حالات زیادہ سازگار تھے کہ مکہ میں جیسے زبردستی تھی اور اپنی بات کو منوا نہیں سکتے تھے تو قانون دیا جا رہا ہے. یہ بات ہم سب سے بھی اسی عمل کا تقاضا کرتی ہے کہ جب انسان اپنی زندگی میں تھوڑی سی فراغت پائے, باقی چیزوں میں اس کو امن چین ہو, تو اس کو اپنی عبادات, اپنے طور طریقے اور اپنی نمازوں, اپنی دعاؤں کو بہتر بنانے کی کوشش کرنی چاہیے. بعض حالات ایسے ہوتے ہیں کہ انسان کچھ الجھنوں میں الجھا رہتا ہے اور اسی میں ہی بس اس کا اس وقت چلتا رہتا ہے. سیکھنے کا موقع نہیں ملا, پڑھنے کا موقع نہیں ملا, بھاگ دوڑ لگی رہی, یہ ہوا وہ ہوا. کوئی نہ کوئی زندگی میں ایسے حالات ہر ایک کے ساتھ رہتے ہیں, لیکن جو ہی انسان سٹیبل فیل کرے تو اس کو پھر اپنا دین زیادہ اچھی طرح سمجھنے کی کوشش کرنی چاہیے. اور آپ دیکھیں کہ احکامات میں بات شروع ہو رہی ہے تو سب سے پہلے وضو کی بات ہے. یا ایھا الذین آمنوا اذا قمتم الى الصلاۃ فاغسلوا وجوہکم. اے ایمان والو, جب تم کھڑے ہو جاؤ. قمتم کا یہاں آپ کو کیا معنی بتایا تھا؟ اردتم, ارادہ کرو تم, کیونکہ نماز کے لیے کھڑے ہونے کے بعد تھوڑی وضو کریں گے. اشارہ ہے ادھر ارادہ. اور اس سے ایک اور چیز بھی پتہ چلی ہمیں کہ ارادے سے ہی کوئی چیز قائم ہو جاتی ہے. بس ارادہ ہی تو ہے جو ابھی تک ہم نے کیا نہیں اور کوئی چیز نہیں ہوئی. جو ہی ہم کسی چیز کے کرنے کا ارادہ کر لیں گے, انشاءاللہ تعالی وہ چیز ہمارے لیے آسان ہو جائے گی. کرو کیا؟ فغسلوا وجوہکم و ایدیاکم الی المرافق, منہ دھو لو اور اپنے دونوں ہاتھوں کو دھو لو کونیوں تک. اور ومسحوا برؤوسکم و ارجلکم الی الکعبین, سر کا مساح کر لو اور ٹخنوں تک پاؤں کو دھو لو. یہ دھونے کی بات ادھر تھی, ومسحو بیچ میں کیوں آ گیا؟ اس لیے کہ ترتیب ملحوظ رہے. ہم نے اس آیت کی روشنی میں دیکھا تھا کہ وضو کی جو شرائط ہیں اس میں ایک شرط یہ بھی ہے کہ ترتیب باقی رہے. کوئی یہ کہ اچھا چلو دھونے ہی ہے نا, پہلے منہ دھو لوں, پھر ہاتھ دھو لوں گی, پھر پاؤں دھو لوں, پھر کونیاں دھو لوں, ایسا نہیں ہوگا. ترتیب, یہ ترتیب کا لحاظ ہے. یہ اس سے یہ نہیں مطلب کہ وہاں ومسحو کے ساتھ ارجل کا لفظ ہے, کیونکہ پھر ومسحو بروسکم تھا تو پھر ارجلکم ہونا چاہیے تھا اگر اس با کو کنسیڈر کیا جاتا. اور یہ بات ہم پیچھے دیکھ چکے ہیں الحمدللہ. یہ وضو کی بات تھی. آگے, وَإِن كُنتُم جُنُبًا فَاطَّهَّرُوا, جنابت میں ہوگے تو پاکیزگی حاصل کرو. فَاطَّهَّرُوا سے یہاں مراد غسل جنابت ہے. اِن كُنتُم مَرْضَىٰ, اگر مریض ہو یا سفر میں ہو. او جا احد منکم من الغائط او لامستم النساء, مختلف کنڈیشنز دکھا دی کہ وضو کی ضرورت پڑے تب بھی یا غسل کی ضرورت پڑے تب بھی. دونوں صورتوں میں پانی نہ ہونے کی وجہ سے پہلی بات, اور دوسری پانی کا نقصان ہونے کی وجہ سے, پانی کے استعمال سے نقصان ہونے کے اندیشے سے تم غسل کر سکتے ہو. اور غسل جنابت کیسے ہوگا؟ جیسے عام غسل کیا جاتا ہے وہی غسل ہوتا ہے, لیکن اس میں مسنون طریقہ کیا ہے کہ پہلے بسم اللہ پڑھی جائے گی, پہلے سب سی چیز نیت ہوگی, کیونکہ بغیر نیت کے آپ اگر سوئمنگ پول میں بھی پورا کود کے نکل آئیں گے تو وضو غسل نہیں ہوگا. پہلی چیز نیت ہے, نیت دل کا عمل ہے, دل میں آپ سوچیں گے کہ میں یہ غسل کرنے والی ہوں. اس کے بعد دوسری چیز سر سے پاؤں تک پانی کا بہانا. بس یہ دو فرائض ہیں, دو رکن ہیں, یہ ہو گئے تو آپ کا غسل ہو گیا. لیکن مسنون طریقہ کیا ہے کہ پہلے آپ وضو کر لیں, جسم کو گندگی ہے لگی ہوئی تو اس کو پاک کریں بائیں ہاتھ سے, پھر وضو کیا جائے گا نماز کی طرح. پھر تین لپیں پانی کی سر پہ ڈالی جائیں گی, بالوں میں جیسے تیل لگایا جاتا ہے اسی طرح آپ پانی کو سر کی جڑوں کی, بالوں کی جڑوں تک پہنچائیں گے, اور آخر میں پھر سر سے لے کے پورے جسم پر پانی بہا لیں گے. انشاءاللہ تعالی اس سے غسل ہو جائے گا. اور اگر ضرورت یہ نہ ہو تو پھر انسان, یعنی وضو بھی ہو گیا, غسل کی بھی بات ہو گئی. پھر اس کے بعد تیسری چیز اس آیت میں مسح کی آ رہی ہے جو تیمم کی. تو تیمم کا طریقہ ہم نے کیا دیکھا تھا کہ ایک دفعہ مٹی کو ہاتھ لگا کے جھاڑ لیں, پھر ہاتھوں کو مل لیں, اور چاہے تو اسی سے منہ کے اوپر ایک دفعہ ہاتھ پھیر لیں, اور چاہے تو دوبارہ مٹی کو ہاتھ لگا کے تو سر منہ پہ ڈال لیں. لیکن مٹی لگنی لازمی نہیں ہے, صرف ایک साइकोलॉजिकली फीलिंग्स देना मतलूब होती हैं कि इंसान ये ना सोचे कि मैं अभी नापाक हूँ और मुझे मज़ीद पाक होना है। कितना खूबसूरत है ना दीन। मा युरीदुल्लाह लियजअला अलैकुम मिन हरजिन। कोई तंगी नहीं है, कोई मुश्किल नहीं। फिर इसमें एक आपको ये भी बताया था कि गुस्ल जनाबत और पीरियड्स के गुस्ल में ये फ़र्क भी होता है कि अगर किसी मजबूरी की वजह से अगर इंसान बाल पूरे ना धो सके तो जनाबत के गुस्ल में सिर्फ बालों की जड़ें करना भी दुरुस्त है। किसी के बाल लंबे हैं या चोटियाँ की हुई हैं, मीडियाँ हैं, खोलने की ज़रूरत नहीं। सर पूरा सिंक में डाल के भी पूरे सर के ऊपर पानी गुजारा जा सकता है और बाल पूरे ना भी धोए जाएंगे तो उससे इंशाअल्लाह ताला उसकी रुख्सत मौजूद है। अल्लाह ताला फरमाते हैं कि देखो ये तुम पे नेमत क्यों की ताकि तुम शुक्र करो। इल्म की नेमत भी तो एक नेमत है ना, जो हमें इतना आसान दीन बताती है। आज दीन के नाम पे लोगों ने क्या कुछ अपने ऊपर बोझ डाले हुए हैं। गुसल ही करने में न जाने कितने कलमे पढ़ते हैं, कितनी खुद साख्ता चीज़ों को एक मजबूरी बना के रखते हैं और वो ना कर सकें तो नमाज ही नहीं पढ़ते कि नहीं अभी हम पूरी तरह पाक नहीं हुए। क्या आप इस नेमत को महसूस करते हैं? दिल की गहराई से अल्लाह का शुक्र कीजिए, क्योंकि जो शुक्र गुज़ार बंदे होते हैं ना अल्लाह ताला उनकी नेमत को बढ़ा देता है, और जो शुक्र नहीं करते फिर उनकी नेमत घटती ही जाती है और वो इसके बग़ैर ही मुतमईन होते हैं कि हमें तो ज़रूरत नहीं और हमारी माँ ने जो हमें बचपन से तरीका सिखा दिया बस वही काफ़ी है। इसके बाद आप देख रहे हैं कि आयत नंबर 7 में बैत अक़बा की बात है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने मदीना आने से पहले मदीना के लोगों से एक ट्रीटी ली थी कि जब जैसे भी वहाँ हालात होंगे तो आप हमारा साथ देंगे, और ये एक बहुत ही खूबसूरत हिकमत अमली थी क्योंकि इब्तदा में किसी दीन की दावत या दीन की मदद का दावा करना और चीज़ होती है, लेकिन जब उसके अमली तकाजे रास्ते में आते हैं, जब अमली तौर पे इंसान किसी मुश्किल में आता है तो फिर उस वक़्त अपने आप को उस पर कायम रखना बहुत मुश्किल होता है। और ये जहन में रखिएगा कि हर इंसान की कम अज़ कम एक दफ़ा ज़रूर आजमाइश होती है ज़िंदगी में कि जब उसको अपना दीन मशकूक लगने लगता है। मदीना आने से पहले चूँकि आपने ये सब कुछ पूछ लिया हुआ था, इसलिए फिर मदीना में आने के बाद जब हालात आए, अल्लाह के नबी को तो पता ही था कि नबूवत के काम आसान नहीं है, अल्लाह की बात तो आसान नहीं है कि लोगों तक पहुँचे, लेकिन चूँकि आप वादा करवा चुके थे तो फिर उन लोगों ने भी उसको निभाया। इसी का जिक्र है, वस्कुरु नेमत अल्लाही अलैकुम व मीसाकहु अल्लज़ी वासकुकुम बिही। अल्लाह की नेमत को याद करो और उसका पुख्ता अहद करो, याद करो जो उसने तुमसे लिया था। जब तुमने कहा था हमने सुना और मान लिया, और अल्लाह से डर जाओ वो दिलों के भेद तक जानता है। सुभान अल्लाह, ऐसे लगता है कि अहद की रस्सी में बांध दिया। बार बार अहद का इजहार कर देना या उसकी याद दहानी करा देनी इंसान को उस अहद को निभाने के लिए तैयार रखती है। इंसान है ना, भूल जाता है, कहीं कमिटमेंट कर देता है फिर भूल जाता है। अल्लाह ताला कहते हैं कि देखो उस अहद को याद रखना क्योंकि वो अहद तुम्हारे लिए आगे मुस्तकबिल की खुशहालियाँ लाएगा। और हुआ, मदीना वालों ने जो अल्लाह के नबी का साथ दिया तो उसकी बरकतें आज हम सबके घरों में भी दिख रही हैं। फिर उसके बाद आयत 8 में देखिए कि या अय्युहल्लज़ीना आमनू कूनू क़वामीना लिल्लाहि शुहदाअ बिल्क़िस्त। ए ईमान वालो, अल्लाह के लिए इंसाफ के साथ गवाही देने वाले बन जाओ, और तुम्हें किसी कौम की दुश्मनी इस बात पर आमादा ना करे कि तुम अदल ना करो। अदल किया करो, ये तकवा के ज़्यादा करीब है और अल्लाह खूब जानता है और जानता है जो तुम करते हो। या फिर उम्मत मुस्लिमा को एक अदल और इंसाफ की बात की दावत दी गई। देखो किसी की दुश्मनी तुम्हें उसके खिलाफ गलत कहने पे ना मजबूर करे, एक्सट्रीम रवैयों से बच जाओ। किसी की दुश्मनी तुम्हें दीन की दुश्मनी पे ना ले जाए कि तुम दीन ही के रास्ते में रुकावट बन जाओ। तुम अदल का दामन नहीं छोड़ोगे, और अदल का दामन ना छोड़ना ये सबसे मुश्किल है। दिन में कई बार माँ के सामने ऐसे मरहले आते हैं कि बच्चे की बात को सही कहे या अदल की बात सही कहे, कसूर अपने बच्चे का है या दूसरे का है, किसको झुठलाए किसको सच्चा कहे। भाई बहनों के मामले में इंसान का ये इम्तिहान लिया जाता है कि हक का साथ देते हो या भाई का साथ देते हो, हक का साथ देते हो या तुम अपनी बहन बहन का साथ देते हो। ज़िंदगी में अदल आ जाएगा तो इंशाल्लाह इत्मीनान और सुकून भी आएगा। तो इंशाअल्लाह ताला ज़िंदगी का एक असूल हमने बनाना है कि हमने अदल का साथ देना है, हक का साथ देना है, और यही तकवा के करीब है। ان اللہ خبیر بما تعملون، بے شک اللہ تعالیٰ خوب جانتے ہیں جو تم عمل کرتے ہو. ایسے لوگوں کو وعدے دے دیے گئے کس کے، مغفرت و اجر عظیم. اور اس کے برعکس جو لوگ اس راستے سے ہٹتے ہیں، عدل سے انصاف سے ہٹ کے ظلم اور زیادتی پہ آنے لگتے ہیں، تو ایسے لوگوں کو کیا کہا؟ اولئک اصحاب الجحیم، یہ آگ کے ساتھی ہیں، دوزخ میں جانے والے ہیں. پھر مسلمانوں کے اوپر جو ان دنوں میں حالات تھے اس کا تذکرہ کر دیا گیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی جان لینے کے حملے ہوئے، مخلص صحابہ کرام کی جان کو خطرے تھے، تو کہا یا ایھا الذین آمنوا اذکروا نعمت اللہ علیکم، اے ایمان والو اللہ کی نعمت کو یاد کرو. اذ ہم قوم ان یبسطوا الیکم ایدیہم، جب ایک قوم نے اس چیز کا ارادہ کیا کہ اپنے ہاتھ تمہاری طرف پھیلائیں بڑھائیں، تو اللہ نے ان کے ہاتھوں کو تم سے دور کر دیا. اور اللہ سے ڈر جاؤ، اور چاہیے کہ اللہ تعالیٰ پر ہی ایمان والے توکل کریں. یہ کون سی باتیں تھیں؟ مدینہ میں بہت دفعہ ایسا ہوا، اسلام کے خلاف جال بنیں گئے، نبی صلی اللہ علیہ وسلم کو نقصان دینے کی کوشش کی گئی، صحابہ کرام کے دلوں میں شکوک و شبہات ڈالے گئے. لیکن ایسے وقتوں میں کون بچاتا ہے؟ اللہ بچاتا ہے. کس کو بچاتا ہے؟ جس کا اللہ پہ توکل ہوتا ہے، جس کے دل میں تقویٰ ہوتا ہے، جو واقعی اپنے دل میں اللہ کا خوف لیتا ہے. اللہ تعالیٰ ہمارے دل میں یہ دونوں چیزیں بڑھا دے، کثرت سے کر دے، کہ ہم واقعی اس کی موجودگی کو محسوس کریں، ہمارا دل اللہ کے خوف سے بھرا ہو، لوگوں کے خوف میں ہم نہ آ جائیں، لوگوں کے ڈراوے اور ان کی دھمکیاں ہمیں اللہ کے راستے سے نہ ہٹا سکیں، اور انجام اللہ پر چھوڑ دیں. افوض امری الی اللہ، اللہ کے اوپر اپنا معاملہ چھوڑنا ہی اصل میں اللہ پر توکل ہے. انسان اپنے حصے کا کام کرتا جائے اور باقی ساری چیزوں کو اللہ کے حوالے کر دے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اسی کی توفیق مل جائے.